यसमा के चुनौती समस्या कमजोरी के छन्, सुधार गर्न के गर्नुपर्छ भन्ने छ। नेपालको प्रशासनिक संरचनाको विशेषता पनि भनेको छ, त्यो हामीले पढ्दाखेरि समग्रमै विशेषता त आइ नै हाल्छ। तपाईँहरूले त्यो अहिले पछि कुरा पनि गरौँला, तर आफैले लेख्न सक्ने पनि हुनुहुन्छ, यो पढिसकेपछि केही समस्या छैन विशेषताको हिसाबले चाहिँ। त्यही यसरी अब सुरु गरौँ। सबभन्दा पहिला चाहिँ यो सार्वजनिक प्रशासनको विश्वको विकासक्रमको कुरा यहाँ पढ्नु परेन, नेपालको हो। त नेपालको सन्दर्भमा कुरा गर्नुपर्दा चाहिँ हामीले सबभन्दा पहिला के बुझ्नुपर्ने हुन्छ भनेदेखि, यसको व्यवस्थित सुरुवात कहाँबाट भयो भन्ने कुरा बुझ्नुपर्ने हुन्छ। त्यो त खास गरी हाम्रो आधुनिक प्रशासनिक संरचना त पञ्चायतको अन्त्यपछि पनि, खास गरी 2009 जब बुज कमिसन गठन भएर प्रशासन सुधारको पहिलो सुरुवाती भयो, त्यहाँबाट मात्रै सुरु भएको हो खास गरी। त्यति बेला पनि एकदम वेल अर्गनाइज, अनि त्यसपछि निश्चित कानुनमा आधारित मेरिट बेस्ड एडमिनिस्ट्रेसन त थिएन, तर त्योभन्दा अगाडि पनि एडमिनिस्ट्रेसन थिएन भन्ने कुरा चाहिँ होइन। एडमिनिस्ट्रेसनलाई, प्रशासनलाई हेऱ्यो भनेदेखि, जब समाज, जब राज्य हुन्छ, त्यो राज्यले तय गरेका, अङ्गीकरण गरेका नीति कार्यक्रमहरूलाई कार्यान्वयन गर्नु नै प्रशासन हो। तपाईँहरू सबैले धेरै पढ्नु भयो होला, डेफिनेसनहरू घोक्नु पनि भयो होला, तर त्योमध्ये प्रशासनको फाउन्डर भनेर मानिने, प्रशासनलाई छुट्टै डिसिप्लिनका रूपमा चिनाउने विड्रो विल्सनले प्रशासनलाई एकदमै अहिलेको सन्दर्भमा पनि सान्दर्भिक हुने गरिकन परिभाषित गरेका छन् कि, ए डिटेल्ड एन्ड सिस्टमेटिक एप्लिकेसन अफ ल भन्छन् है, एप्लिकेसन अफ पोलिसी, यो नीतिको वा कानुनको विस्तृत र व्यवस्थित कार्यान्वयन नै प्रशासन हो भनेर भनेका छन्। भनेदेखि नीति बनाउने काम चाहिँ उनैले भनेको राजनीतिले गर्छ, त्यसैले प्रशासन त्यो अङ्ग हो जसले नीतिको यानि कि कानुनको विस्तृत र व्यवस्थित कार्यान्वयन गर्छ। भनेपछि यु क्यानट इमेजिन एनी सोसाइटी, यु क्यानट इमेजिन एनी अर्गनाइजेसन विदाउट एडमिनिस्ट्रेसन। त्यसैले नेपालमा पनि प्राचीन कालदेखि नै प्रशासन थियो, तर शासन प्रणाली जब व्यवस्थित ढङ्गले गर्ने पद्धति भयो, त्यो हेर्ने हो भने हाम्रो प्राचीन भनेपछि चाहिँ खास गरी किराँत कालसम्म पुग्नुपर्ने हुन्छ भनौँ न, अनि त्यो बेलादेखि नै नेपालमा प्रशासन त थियो। तथापि प्राचीन समयमा चाहिँ प्रशासनको आधार अहिलेको जस्तो संविधान, ऐन, कानुन, निर्देशिका, कार्यविधि, त्यो सेवा समूह गठन, तिनीहरू सञ्चालन गर्ने कानुनहरू त्यस्तो चाहिँ थिएन। त्यो बेलाको प्रशासन सञ्चालनको आधार चाहिँ जसरी राज्य सञ्चालनको आधार नैतिकता, धर्म, परम्परा, प्रथा थियो, त्यसैमा नै आधारित थियो। त्यसैले हामीले प्राचीन समयको नेपालको प्रशासनलाई हेर्दाखेरि त्यो बेलाको प्रशासन नैतिकता, धर्म, यो परम्परा प्रथामा आधारित थियो भनेर यति मात्रै बुझ्दाखेरि भइहाल्छ। तर किराँत कालको शासन, जब किराँत कालबाट नेपालमा राजाहरूले शासन गर्ने विभिन्न वंशकाहरूले सुरुवात भयो, त्यो किराँत कालबाट चाहिँ प्रशासनको पनि शासन व्यवस्था व्यवस्थित भएसँगै केही हदसम्म थोरै व्यवस्थित हुन थालेको हो। त्यहाँदेखि यता हामीले हेर्न सक्छौँ, र किराँत कालमा हेऱ्यो भने तपाईँले जिकेमा थुप्रै पढ्नुभयो होला, त्यो बेलामा चाहिँ यो प्रशासनलाई व्यवस्थित गर्नका लागि प्रशासनिक, र खास गरी त्यो बेलामा प्रशासन भन्ने बित्तिकै चाहिँ सैनिक प्रशासन हुन्थ्यो, सेना हुन्थ्यो, अरू केही हुन्थेन होइन। अनि त्यसपछि गएर अर्को न्यायालय चाहिँ, न्याय दिनको लागि न्यायालय अहिलेकै जस्तो एकदम सिस्टमेटिक नभए पनि खास गरी फङ्सन चाहिँ एउटा एडमिनिस्ट्रेटिभ, अर्को जुडिसियल फङ्सन। तर एडमिनिस्ट्रेसन भनेपछि चाहिँ कस्तो बुझिन्थ्यो त भन्दा फोर्सलाई बुझिन्थ्यो। त्यसैले प्रशासनिक र न्यायिक काम गर्नका लागि राणाकालमै केही अड्डाहरूको स्थापना भएको थियो। त्यो अड्डा भनेर त्यो बेलाको भनाइ हो, अहिलेका कार्यालयहरू भने जस्तो कुथेर अड्डा, मापचोक अड्डा, जस्ता संस्थागत अड्डाहरूको व्यवस्था हामीले चाहिँ किराँत कालबाट भएको पाउँछौँ, र तिनीहरूले प्रशासनिक र न्यायिक कामहरू निरूपण गर्ने गर्थे। तर यो न्यायिक कामको अन्तिम अधिकारी भनेको चाहिँ राजा हुन्थ्यो, अन्तबाट हुन नसकेको निर्णयको अन्तिम निर्णय राजाबाटै हुनु पर्थ्यो, र कुनै आम माफी मुल्तवी यस्तो गर्नु पर्यो भने पनि राजामै जान्थ्यो। त्यो त वास्तवमा पछिसम्म पनि राजा सर्वाधिकारी रहेको अवस्था थियो। यसरी हामीले किराँत काललाई थोरै छुनु पर्यो, केही हदसम्म व्यवस्थित अड्डाहरूको व्यवस्था गरेर प्रशासन र न्याय सम्पादन गर्ने काम किराँतकालमा भयो भनेर भन्नुपर्ने हुन्छ। त्यस्तै हामीले लिच्छवी कालमा हेऱ्यो भने पनि सेना प्रशासन न्याय आदि व्यवस्थाका लागि चाहिँ यो त्यसको अन्तिम स्रोत राजा भए पनि त्यसको व्यवस्थापन गर्न विभिन्न कार्यालयहरूको प्रोभिजन संरचनाहरूको प्रोभिजन चाहिँ लिच्छवी कालमा पनि भएको पाउँछौँ र लिच्छवी कालमै यो शासन व्यवस्थालाई व्यवस्थित गर्न मन्त्री परिषदको गठन गर्ने प्रचलन त्यो बेलामै सुरु भयो। मन्त्री परिषद भनेको पोलिटिकल भए पनि त्यसको सचिवालय र त्यसका निर्णय चाहिँ कार्यान्वयन गर्ने संयन्त्र प्रशासन चाहिन्छ। त्यसैले यो लिच्छवी कालबाट किराँत कालभन्दा थोरै अझै व्यवस्थित ढङ्गले शासन प्रशासन सञ्चालन गर्न चाहिँ मन्त्री परिषद भन्ने बित्तिकै डिभिजन अफ वर्क डिपार्टमेन्टलाइजेसन यो कार्य विभाजन गरेर विभागीय मन्त्रीहरू र तिनीहरूले आफ्नो आफ्नो कार्यालय मार्फत त्यसको इम्प्लिमेन्टेसन गर्ने प्रशासनिक संरचना यसरी चाहिँ अभ्यास भएको हामीले पाउँछौँ भने मल्लकालमा हेऱ्यो भनेदेखि चाहिँ त्यो बेलामा खास गरिकन यो जिल्लालाई विषय भन्ने चलन थियो अहिले हामी जसलाई जिल्ला भन्छौँ अनि र त्यस्तै गरिकन गाउँ र जिल्ला दुईवटा एडमिनिस्ट्रेटिभ लेभल थियो अनि त्यो जिल्ला र गाउँमा चाहिँ यो प्रशासकका रूपमा चाहिँ द्वारे भन्ने पद सिर्जना गरिएको थियो यानि कि त्यति बेला चाहिँ डिस्ट्रिक्ट लेभल एन्ड भिलेज लेभलमा एडमिनिस्ट्रेटिभ स्ट्रक्चर थियो र त्यहाँ एउटा प्रशासनिक अधिकारी खटाएर ऊ मार्फत प्रशासन सञ्चालन गर्ने पद्धति थियो। अब यो पञ्च कचहरी पञ्च समुच्चय जस्ता मेकानिजमहरू पनि थिए त्यस्तो खालका संयन्त्रहरू पनि थिए र तिनीहरूले चाहिँ तल्लो तहका गाउँ लेभलका मुद्दाहरूको सुनवाई गर्ने व्यवस्था गर्ने चलन थियो होइन र त्यो बेलामा अब माथि चाहिँ अघि मैले माथि मन्त्री परिषद भने नि त्यो बेला राजसभा भन्ने हुन्थ्यो त्यो राजसभामा चाहिँ त्यो टोल लेभलको रक्षकहरू अथवा टोल लेभलको एडमिनिस्ट्रेटिभ अपोइन्टीहरूलाई पनि बोलाउने चलन थियो भने चाहिँ यो लिच्छवी काल मल्लकाल हेऱ्यो भने नेपालको सन्दर्भमा भन्ने हो भनेदेखि धेरै हदसम्म व्यवस्थित अनुशासित र चाहिँ एउटा प्रणालीबद्ध शासन सञ्चालन गर्ने कालका रूपमा चिनिन्छ। त्यो खालको एक किसिमको डिसेन्ट्रलाइज र तल्लो लेभल र माथिल्लो लेभल बिचको सम्बन्ध कायम भएको प्रशासनिक संरचना चाहिँ त्यो बेलामा प्रयोग गरेको देखिन्छ। अब हामीले यसरी हेर्दै जाने हो भनेदेखि पछिल्ला समयहरूमा चाहिँ त्यसपछि आएर हेर्दा खास गरी चाहिँ नेपालको एकीकरणपछि अब हेर्ने हो भनेदेखि चाहिँ प्रशासनिक संरचनाले बढी ठोस रूप अलिक बढी ठोस रूप तर त्यहीँबाट मैले अघि भने नि तपाईँहरूलाई खास आधुनिक प्रशासनिक संरचनाको आधार चाहिँ 2009 सालबाट हो तर 9 सालमै पनि थियो केही पनि थिएन। 9 सालले सिफारिस गरे अनुसार कार्यान्वयन पनि भएन। 13 सालको टङ्कप्रसाद आचार्यको जुन कमिसन थियो त्यो कमिसनले दिएका सिफारिस थियो सबै कार्यान्वयन भए र यो 12-13 साल पछिबाट मात्रै नेपालमा प्रशासनिक संरचनाले चाहिँ बढी आधुनिक स्वरूप प्राप्त गरेको तथापि पछाडिबाट हेर्दा जुन प्राचीन कालमा मैले एउटा नैतिकता मूल्य आदर्श प्रथाको कुरा गरेँ त्यसपछि किराँत कालमा केही प्रशासनिक अड्डाहरू त्यसपछि मल्लकालमा मन्त्री परिषद र तिनीहरूको कार्य विभाजन र त्यसको कार्यान्वयन गर्ने संरचनागत प्रोभिजनहरू होइन लिच्छवी कालमा यसरी गर्दै आउँदाखेरि अलिक बढी सोलिड फर्म अफ भनेको ठोस किसिमको प्रशासनिक संरचना चाहिँ नेपालको एकीकरणपछि अलिक केही हदसम्म भयो। पृथ्वीनारायण शाहले के गरे भनेदेखि यो विभिन्न पदहरू राखे अहिले हामीले सेवा समूह पद राखेका छौँ नि दरबन्दी त्यस्तो खालका विभिन्न पदहरू सिर्जना गरेर ती पदहरूमा प्रशासनिक अधिकारी नियुक्ति गर्न थाले कामका आधारमा। तर अब त्यही बेलाका मिल्दाजुल्दा पदहरू थिए गुरु पुरोहित मन्त्री चौतारिया काजी वकिल कपरदार खजान्ची सरदार क्याप्टेन होइन मिर मुन्सी सुब्बा चाहिँ सबैभन्दा पुरानो इतिहास बोकेको अहिले पनि जीवित रहेको पद हो। तपाईँहरू को सुब्बा हुनुहुन्छ यो सुब्बा अहिले पनि सुब्बाको चाम छ कि गाउँघरतिर दसैँमा टिको लाउँदाखेरि मै गएँ भने पनि सुब्बा भएस भन्छन् बुढाबुढीले के हो सहसचिव भन्ने उनीहरूलाई मतलब छैन तर सुब्बा भएस भन्ने हो। त्यो बेलैदेखि पृथ्वीनारायण शाहको पालादेखि सुब्बा भन्ने पद द्वारे होइन चोपदार जस्ता यस्ता यो सबै तपाईँले कण्ठ गर्नु पर्दैन तर निश्चित पदहरू सिर्जना गरेर पद अनुसारको जिम्मेवारी दिएर प्रशासनलाई अलिक ठोस रूप प्रदान गर्ने काम चाहिँ पृथ्वी नारायण शाहले नेपाललाई एकीकरण गरेसँगै उनले अभ्यासमा ल्याए र अलिकति कामलाई पनि यो सार्वजनिक न्यायिक अनि सेना आदि गरेर क्लस्टरिङ गरेर चाहिँ त्यो काम गर्ने पद्धतिको पनि सुरुवात भयो त्यो बेलासम्म हेर्ने हो भनेदेखि त्यतिखेर चाहिँ होइन अब अल्टिमेटली त्यो बेलामा पनि अधिकारको केन्द्र त राजा नै हुन्थ्यो तर स्थानीय प्रशासन सञ्चालनमा चाहिँ स्थानीय तहमा पञ्चायतहरू हुन्थे स्थानीय पञ्चायतहरू त्यो पञ्चायतसँग केन्द्रले चाहिँ साथ सहयोग लिन्थ्यो त्यो बेलामा पनि होइन अनि कतिपय ठाउँमा जस्तो गोर्खाको हेऱ्यो भनेदेखि चाहिँ यो छ थर अहिले पनि थर घर भन्ने चलन छ ती छ थरहरूले प्रशासनिक निकायको माथिल्लो पदहरू प्राय पाउने प्रचलन थियो त्यो भने के हो भने अब गोर्खाबाट नेपाल विस्तार भयो त्यसपछि राजाले आफ्नो ओरिजिन कन्ट्रीका मान्छेहरूलाई त्यसरी प्राथमिकता दिएर उनलाई चाहिँ यो छ थरलाई प्रशासन निकायको माथिल्लो पद जिम्मेवारी पाउने प्रचलन त्यो बेलामा चलाए त्यो छवटा भनेको चाहिँ अरियाल खनाल पाँडे बोहरा पन्त मगर यी छवटा थरघर प्रशासन भनेर अहिले पनि भनिन्छ त्यसरी सुरुवात भएको हाम्रो जग चाहिँ त्यही भएर चाकडी चाप्लुसी यो त्यो सबै हाम्रो जरो त्यसरी आएको छ कि आफन्तवाद यो कारणले गर्दाखेरि यसरी त्यो त्यो प्रचलन त्यहाँबाट सुरु भयो र अर्को एउटा राम्रो कुरा छ कर्मचारीलाई चाहिँ वार्षिक रूपमा नियुक्ति गर्ने प्रचलन पनि त्यहीँबाट चल्यो तर पजनी प्रथा थियो कुनै पनि बेला उनीहरूलाई चाहिँ पजनी गरेर हटाउन सक्ने थियो अहिलेको जस्तै स्थायी भन्ने चाहिँ थिएन अब यसरी त्यो यही सिस्टम चाहिँ शाहकाल भनौँ न राणाकाल आउनुभन्दा अगाडिको शाहकाल शाहकाल त ज्ञानेन्द्र शाहसम्मै हो तर चाहिँ त्यो बेलामा राणाकालभन्दा अगाडिसम्म तिनै खालका सिस्टमहरू बसे भने राणाकालमा आएर चाहिँ प्रशासनलाई एकदम बढी केन्द्रीकरण गरियो अघि मैले लिच्छविकाल मल्लकालदेखि नै स्थानीय कचहरी होइन पञ्चायतका कुराहरू गरेँ अनि पृथ्वीनारायण शाहको पालामा पनि स्थानीय पञ्चायतसँग सल्लाह लिइन्थ्यो भन्ने कुरा गरेँ होइन यसरी त्यो राजसभामा मल्लकालमा चाहिँ तलबाट गाउँको रक्षकलाई बोलाइन्थ्यो टोल रक्षक भनेर भने त्यो किसिमको डिसेन्ट्रलाइज सिस्टम थियो तर राणाहरूले चाहिँ प्रशासनलाई के गरे भने सेन्ट्रलाइज गरे केन्द्रीकरण गरे किनभने उनीहरूको प्रणाली नै केन्द्रीकृत हिसाबले अलिगार्की अथवा यो कुलीन तन्त्र थियो केन्द्रीकृत गर्ने काम भयो अनि त्यति गरेर उनीहरूले चाहिँ देशलाई खास गरिकन पूर्व पश्चिम उत्तर दक्षिण गरेर चारवटा खण्डमा विभाजन गरे प्रशासनिक हिसाबले पूर्व पश्चिम उत्तर दक्षिण गरेर अनि त्यो चारवटै खण्डमा चाहिँ चारजना कमान्डिङ जनरलको व्यवस्था यानि कि आर्मीको कमान्डिङ जनरलको व्यवस्था गरेर ऊ मार्फत प्रशासन सञ्चालन गर्ने निजामतीको जिम्मा पनि उसैलाई दिने हामीले निजामती भनेको सेनाभन्दा बाहेकको भनेर डिफिनेसनमा पढेको हो नि यो खालको व्यवस्था केन्द्रीकृत गरेर चारवटा खण्डमा बाँडेर चारवटा आर्मी कमान्डमा चाहिँ प्रशासन सञ्चालन गर्ने व्यवस्था गरियो र त्यो प्रशासनका उच्च पदहरूमा चाहिँ परिवार कुल घराना आफ्ना मान्छेलाई नियुक्ति दिने र तिनीहरूको वर्चस्व कायम रहने व्यवस्था राणाहरूले गरे र यो चाहिँ सर्वसाधारणले पनि जागिर खान पाउँथ्यो तर बडा काजीभन्दा माथिको पदमा चाहिँ उनीहरूले जागिर खान पाउँदैन थियो सर्वसाधारणले र यो चाकडी प्रथाको ओरिजिन हो राणाकाल भनेको जसले धेरै चाकडी गयो त्यसको छिटै प्रमोसन हुने सुविधा पाउने आदि व्यवस्था थियो राणाकालमा त्यसरी राणाकालले चाहिँ दुई तिनवटा कुरा ध्यान दिनु पऱ्यो सेन्ट्रलाइज्ड एडमिनिस्ट्रेटिभ सिस्टम अनि डिभिजन अफ फोर पार्ट अफ द होल कन्ट्री अनि त्यसपछि त्यो द एभ्री पार्ट वाज लेड बाई कमान्डिङ जनरल अफ आर्मी अनि त्यसपछि बोथ निजामती र मिलिटरी जिम्मा उसैलाई दिएको थियो र चाहिँ सर्वसाधारणले पनि जागिर गर्न प्रशासनमा पाए तापनि बडा हाकिमभन्दा माथि नपाउने र ठुला पदहरू चाहिँ खानदानीका आफ्नो परिवारका नाता गोताका मान्छेहरूले मात्रै पाउने खालको व्यवस्था चाहिँ राणाकालमा थियो यसरी यो हामीले राणाकालको बेलामा हेर्नुपर्छ तर त्यो बेलामा खास गरी एउटा क्वालिफिकेसन पनि तोकिएको थियो एउटा हाम्रो कुरा चाहिँ प्रशासनमा जागिर गर्नलाई चार कक्षा पास गरेको हुनुपर्थ्यो है चार पासै हुनुपर्थ्यो भनेर भनिन्छ चार पास गरेपछि मात्रै पाइन्थ्यो अनि पृथ्वीनारायण शाहकै पालादेखिको जुन यो पजनीको अर्को फर्म चाहिँ दौडाहा प्रथा भन्ने राणाकालमा दौडाहा टोली भनेको एउटा टिम बनायो अनि कहाँ कहाँ कर्मचारी निकाल्नु पर्नेछ भने बहाना बनायो वा चाहिँ अनुगमन गर्न जाने भन्ने बनाएर अनि त्यही फिल्डमै कर्मचारीलाई जागिरबाट खोज्न सक्ने सिस्टम पनि त्यो राणा शासनमा थियो दौडा टोलीको व्यवस्था, विशेष दौडाको व्यवस्था पनि गरिएको थियो। अब अलिकति नेपाल सरकार वैधानिक कानुन 2004 यो चाहिँ प्रशासनलाई स्थायी व्यवस्थित बनाउने सन्दर्भमा पब्लिक सर्भिस कमिसन, दरखास्त कमिसन भनौँ न, दरखास्त परिषद रहने भन्ने व्यवस्था गरेको थियो, तर अब त्यो घोषणा भयो, कार्यान्वयनमै आएन। अनि 2007 राजनीतिक क्रान्तिपछि राणा शासनको अन्त्यको देशमा लोकतन्त्र आयो, अनि प्रजातन्त्र भनौँ, त्यो बेलामा प्रजातन्त्र आइसकेपछि अब बल्ल प्रशासनिक संरचना चाहिँ योग्यता प्रणालीमा आधारित हुनुपर्छ, स्थायी सरकारको भूमिकामा काम गर्ने हुनुपर्छ, त्यसैले यसलाई छुट्टै ऐनले व्यवस्थित गर्नुपर्छ भन्ने कुराहरू बहसमा आए, र 7 संविधानले पब्लिक सर्भिस कमिसनको व्यवस्था गर्यो। अनि तर अब नेपालमा केही पनि थिएन, जिरो थियो, त्यो भएको कारणले नेपालमा कुनै एक्सपर्टिज पनि थिएन, अनि इन्डियाकै एमएन बुच भन्ने एकजना विद्वानको नेतृत्वमा उतैबाटका विज्ञहरू सहित ल्याएर चाहिँ यो बुच कमिसन भनेर प्रशासन सुधारको, खास गरी प्रशासनिक संरचना निर्माणको, प्रशासनिक पुनर्गठनको सिफारिस गर्नलाई एउटा कमिसन बन्यो। त्यसपछि नेपालमा चाहिँ यो सार्वजनिक प्रशासनले अलिक आधुनिक स्वरूपको मोड लिन सुरु गरेको हो। यसरी 7 बल्ल आधुनिक सार्वजनिक प्रशासनका केही क्यारेक्टरिस्टिक्सहरू डेभलप हुन थाल्यो, प्रयत्नहरू हुन थाल्यो, मूलत बुच कमिसनको गठनसँगै, खास गरी 7 चाहिँ यो पब्लिक सर्भिस कमिसनको व्यवस्था गरेसँगै। अब 9 चाहिँ अब के अरे बुच कमिसन गठन भयो, तर हामीसँग ऐन थिएन, होइन, बुच कमिसनले संरचना कार्यविधि यिनीहरूको सिफारिस गर्यो, तर निजामती सेवा सम्बन्धी कुनै ऐनै थिएन, त्यो कुरा चाहिँ त्यसको अभावमा चाहिँ खास गरी प्रशासनले कानुनी हिसाबले संरचनागत र वैधानिक हैसियत प्राप्त गर्न सक्ने स्थिति थिएन, होइन। यसरी यो हिस्ट्री अब त्यसपछि आएर त अहिले मैले डिटेलमा त्यो प्रशासन सुधारको एउटा एउटाको कुरा गरेर गर्छु, अहिलेभन्दा पनि यसलाई अहिले नै कुरा गरौँ। अब यहाँ तपाईँलाई प्रशासन सुधारको प्रयास भन्ने धेरै लामो कुरा हो, है, 9 अहिले 77 आउँदाखेरि दर्जनौँ आयोगहरू गठन भएका छन् र दर्जनौँ प्रतिवेदनहरू प्राप्त भएका छन्, अनि तिनीहरूको पनि कार्यान्वयन प्रभावकारी भएन भन्ने कुराहरू छ, है। तर अब यसलाई तपाईँले प्रत्येकमा गएर प्रत्येकले के सिफारिस गरेका थिए, प्रत्येकमा के कमजोरी थिए, प्रत्येकका के कुरा कार्यान्वयन भयो, त्यो हिसाबले जानु पर्दैन। यसमा खालि के बुझ्नु पर्यो भनेदेखि, अहिले मैले प्रत्येकको मेजर कुरा पनि भनौँला, तर यहाँ चाहिँ 9 चाहिँ प्रशासनको पुनर्गठन गर्ने चाहिँ उद्देश्य थियो, त्यसले पुनर्गठनमा जोड दियो, भनेको परम्परागत प्रशासन संरचनामा अब के गर्ने भइयो, त्यो सबै भत्काएर नयाँ संरचना बनाउने, त्यो नयाँ संरचना चाहिँ एउटा प्रजातान्त्रिक शासन प्रणालीको स्थायी सरकारको रूपमा रहने प्रशासनिक संरचनाको कस्तो संरचना सङ्गठन संगठनात्मक स्वरूप हुनुपर्छ भन्ने कुरामा केन्द्रित थियो, है। त्यसैले चाहिँ त्यो रिअर्गनाइजेसन अथवा अर्गनाइजेसनल रिस्ट्रक्चरिङ, खास गरी रिअर्गनाइजिङ हो त्यो बेलाको काम भनेको, पुनर्गठन पुनर्सङ्गठनीकरण गर्नेमा केन्द्रित थियो। त्यसैले यसले चाहिँ यतिवटा मन्त्रालय हुनुपर्छ, यतिवटा विभाग हुनुपर्छ, होइन, अनि तिनीहरूको कार्यक्षेत्र यस्तो यस्तो हुनुपर्छ भन्ने कुरामा बढी जोड दियो त्यसले चाहिँ, किनभने हामीसँग केही पनि थिएन, सङ्गठन संरचना अनि तिनीहरूको बिचको कार्य विभाजन, तिनीहरू बिचको अन्तर सम्बन्ध, अधिकार, यी कुरामा केन्द्रित भएर 9 अनि यो के भन्छ 12 जुन टङ्क प्रसादको मैले अघि भने, हाम्रो प्रशासनिक सुधारको इतिहासमा सबैभन्दा सफल भनौँ न आयोग भनेको चाहिँ 12 आयोग हो, जसले चाहिँ दिएका सुझावहरू सबैजसो कार्यान्वयन भए, है, सबैजसो कार्यान्वयन भए, त्यसैले त्यसलाई चाहिँ एउटा राम्रो सफल के अरे उदाहरणका रूपमा लिइन्छ। के कारणले गर्दाखेरि त्यस्तो भयो त भन्दाखेरि, बुच कमिसनका चाहिँ अधिकांश कार्यान्वयनै भएनन्, किनभने यसको स्वामित्व नै भएन, विदेशीले बनाइदिएको भयो, होइन, नेपालीले ओनरसिपै गरेन, अनि त्यसपछि उसमा कुनै अधिकार पनि थिएन, होइन, त्यसलाई कार्यान्वयन गराउने हैसियत पनि थिएन। तर यो प्रशासनिक पुनर्गठन योजना आयोग भन्छ यसलाई, 2013 चाहिँ अथवा टङ्कप्रसाद आयोग 2013 चाहिँ, टङ्कप्रसाद आचार्य प्रधानमन्त्री थिए, उनकै अध्यक्षतामा यो आयोग थियो, अनि आयोगले आज बैठक बसेर सिफारिस गर्थ्यो, भोलि क्याबिनेटले निर्णय गरेर पर्सिबाट कार्यान्वयनमा लगिहाल्थ्यो, किनभने क्याबिनेटको पनि प्रधानमन्त्री पनि आफै, आयोगको अध्यक्ष पनि आफै भएको कारणले गर्दा यसका अधिकांश सुझावहरू कार्यान्वयन भएर एउटा सफल आयोग हो यो चाहिँ। तर अब यो केमा थियो त भन्दा, मैले अघि भने नि बुथ कमिसन चाहिँ अर्गनाइजेसनल सेटअपको होइन रिअर्गनाइजिङ राणाकालको सबै भत्काएर नयाँ गर्ने कुरा, अब यो चाहिँ रिस्ट्रक्चरिङसँग सम्बन्धित थियो यो चाहिँ, जुन बुझको धेरै कुरा कार्यान्वयन भएनन् अनि तर जुन अर्गनाइजेसनल सेटअप त्यसले सिफारिस गरेको थियो र त्यसको अभ्यास भएको थियो, त्यो नेपालको आवश्यकता र नेपालको सन्दर्भ अनुकूल थिएन, त्यसैले यसलाई पुनर्गठन गरौँ, सङ्गठन त भएको छ होइन तर यसलाई पुनर्गठन गरौँ भनेर चाहिँ त्यो आयोगकै नाम प्रशासनिक पुनर्गठन योजना आयोग भनेर त्यसको नाम राखिएको थियो टङ्कप्रसाद आयोगको 2013 चाहिँ। तपाईँलाई यो त्यही नाम लेख्नुपर्छ भन्ने छैन, टङ्कप्रसाद आयोग भने पनि हुन्छ, 13 सालको आयोग भने पनि हुन्छ, पुगिहाल्यो। त्यसैले अब यसले चाहिँ केमा जोड दियो त भन्दाखेरि डेफिनेटली यसले सङ्गठन संरचनामा जोड दियो, कार्य विभाजनमा जोड दियो, कार्यविधि यो प्रोसिज्युर कसरी गर्ने भन्ने कुरामा जोड दियो र प्रशासन सञ्चालनको ऐन नियमको कुरामा जोड दियो है, कानुन चाहिन्छ, ऐन चाहिन्छ, त्यसको आधारमा प्रशासन सञ्चालन गर्नुपर्छ अनि त्यसको सञ्चालनका लागि सेवा चाहिन्छ, सेवा समूह, निजामती सेवा समूह, यिनीहरूको व्यवस्था जस्ता कुरा। त्यसैले 15 सालको आयोग चाहिँ खास गरी 9 सालको केही नभएकोमा सङ्गठन संरचना कार्य विभाजन अन्तर सम्बन्ध यो डिफाइन गर्नमा केन्द्रित भयो भनेदेखि 13 सालकोले चाहिँ सङ्गठनात्मक स्वरूपको पुनर्संरचना गर्ने अनि त्यसपछि त्यस्ता संरचनाहरूका बिचमा उपयुक्त ढङ्गले कामहरूको विनियोजन र विन्यास गर्ने अनि त्यसपछि त्यो काम गर्ने विधि पनि तोक्ने, कार्यविधि भनेको ऐन नियम कार्यविधि निर्देशिका यसको सुनिश्चितता गर्ने र त्यो खालको संरचनाभित्र बसेर काम गर्नलाई आवश्यक पर्ने सेवा समूहको व्यवस्था गर्ने र ती सेवा समूह निजामती लगायतका निजामती सेवा अनि त्यसका विभिन्न समूह उपसमूह तिनीहरूलाई व्यवस्थित गर्नका लागि ऐन कानुनको व्यवस्था गर्ने। भनेपछि यसले केमा जोड दियो भन्दा स्ट्रक्चरमा जोड दियो, प्रोसिजरमा जोड दियो अनि त्यसपछि गएर चाहिँ इन्स्टिट्युसनमा जोड दियो है। यहाँ मैले स्ट्रक्चर र इन्स्टिट्युसन दुइटा छुट्टा छुट्टै भनिरहेको छु। संरचना भनेको चाहिँ यो मन्त्रालय, त्यो मन्त्रालय, ऊ मन्त्रालय, द्याट इज वाट द स्ट्रक्चर इज, र त्यो मन्त्रालयभित्र सचिव, सहसचिव, उपसचिव भन्ने त्यो चाहिँ स्ट्रक्चर हो भने इन्स्टिट्युसन भनेको चाहिँ भने के हो त भन्दा वाट मेक द्याट स्ट्रक्चर फङ्सनल, त्यो संरचनालाई क्रियाशील बनाउने कुराहरू चाहिँ इन्स्टिट्युसन हो। त्यसमा संविधान, ऐन कानुन, नियम यो कुराहरू पर्छन् इन्स्टिट्युसनभित्र चाहिँ है। त्यसैले इन्स्टिट्युसन र अर्गनाइजेसन फरक कुरा छ, स्ट्रक्चर र इन्स्टिट्युसन फरक कुरा छ है। त्यसैले त्यो यसले चाहिँ स्ट्रक्चरमा पनि, प्रोसिजरमा पनि, इन्स्टिट्युसनमा पनि तिनवटा कुरामा सुधार गर्नमा केन्द्रित रह्यो 13 सालको र एउटा सफल मानिन्थ्यो। प्रशासन सुधार आयोग 2025 यो चाहिँ खास गरिकन केमा केन्द्रित रह्यो त भन्दाखेरि यसले चाहिँ पोलिसी रिफर्ममा जोड दियो, नीतिगतमा है। अघिको बढी स्ट्रक्चरमा थियो अनि इन्स्टिट्युसन बिल्डिङमा थियो, डेफिनेटली प्रोसेस थियो, प्रोसेस इज इन सम सेन्स पोलिसी, तर अहिले यो 25 सालकोले चाहिँ पोलिसी रिफर्म भनेको चाहिँ अब यसले केमा जोड दियो त भन्दाखेरि यो सेवाहरूको वर्गीकरण अनि विभिन्न सेवा समूह उपसमूह अनि पद वर्गीकरण, तपाईँहरूले पढ्नुभयो नि निजामती सेवाको वर्गीकरण, यो 25 सालदेखि नै आएको हो पद वर्गीकरणको अवधारणा चाहिँ। यसरी पद वर्गीकरण दर्जामूलक र पदमूलक कार्यमूलक गरेर दुई किसिमको, त्यो मध्ये हामीले चाहिँ कुन प्रयोग गर्ने अनि त्यसको ल्याडर सिस्टम के हुने, करियर सिस्टम के हुने, क्यारेक्टरिस्टिक्स के हुने, यो सबै 25 सालपछि आएको। त्यसैले यो पद वर्गीकरण प्रणालीको कुरा, सेवा समूह उपसमूह किन निजामती सेवालाई बढी विशिष्टीकरण बनाउने कुरा अनि त्यसपछि कार्यविधि, एक किसिमको के अरे 13 सालमै ऐन आइसकेको थियो भनेपछि 20 सालमा नियमावली, 21 कि 20 21 नियमावली आयो भनेपछि यसमा चाहिँ अब त्यो काम गर्ने तरिकालाई बढी सरल, सहज, सुलभ बनाउनका लागि कार्यविधिहरूको प्रयोग गर्नुपर्छ भन्ने कुरा र थोरै डेभलपमेन्टल कुराहरूमा पनि यसमा गाँसियो तर धेरै होइन। अब बजेटको वर्गीकरणको कुरामा चाहिँ यो विकास र साधारण बजेट भनेर यसरी वर्गीकरण गर्ने कुरा लगायतका खास गरिकन पोलिसी रिफर्ममा केन्द्रित रह्यो, नीतिगत सुधारमा, सँगसँगै जनशक्तिको पाटोमा पनि यसले जोड दियो है। कर्मचारीको क्षमता विकास, पदपूर्ति स्थायी पदपूर्तिको कुरा होइन, अनि त्यसपछि गएर चाहिँ यो वृत्ति विकास प्रणालीका कुराहरू, वृत्ति योजना लागू गर्नुपर्छ भन्ने कुराहरू. सो यसले ह्युमन रिसोर्सको डाइमेन्सन, ह्युमन रिसोर्सको करियर डेभलपमेन्टको डाइमेन्सन, क्यापासिटी डेभलपमेन्टको डाइमेन्सन, अनि त्यसपछि गएर पोलिसी डाइमेन्सनमा चाहिँ ल, रुल्स, रेगुलेसन, प्रोसिजर्स होइन, अनि त्यस्तै गरिकन यो अर्गनाइजेसनल डाइमेन्सनभित्र चाहिँ सेवा समूह, उपसमूह, विशिष्टीकरण गर्ने कुरा, यी कुराहरूमा र त्यो सँगसँगै फाइनेन्सियल रिफर्मका कुराहरू पनि यसमा आयो. त्यसैले यो धेरै यी जे जे भने पनि दे वेयर अल अबाउट पोलिसी कन्सर्न, नीतिसँग सम्बन्धित. त्यसैले 25 सालको नीति सुधारमा केन्द्रित भयो. 2032 सालपछि चाहिँ के भयो त भन्दाखेरि 32 सालको आयोगले चाहिँ डेभलपमेन्ट एडमिनिस्ट्रेसनमा जोड दियो. त्यो बेला संसारभरि चलेको लहरै त्यही थियो, डेभलपमेन्ट एडमिनिस्ट्रेसन, विकास प्रशासन. अब त्यसले चाहिँ प्रशासनको विकास गरेर विकासको प्रशासन गराउनुपर्छ. विकास प्रशासन भनेकै त्यही हो, डेभलपमेन्ट अफ एडमिनिस्ट्रेसन. द्याट्स वाई द एडमिनिस्ट्रेसन विल बी कम्पिटेन्ट एनफ टु डिल द डेभलपमेन्ट. त्यसैले प्रशासनको विकास गरेर अनि यो विकासलाई व्यवस्थित र प्रतिफलदायी बनाउन सकिन्छ भनेर 32 सालको आयोगले प्रशासन त्यसले धेरै के मेजरमा के समा समेट्यो. प्रतिवेदन हेर्नुभयो, अरूका ह्यान्डआउट हेर्नुभयो भने लामो, यहाँ पछि पनि मैले तिनै कहाँ कहाँबाट ल्याएर तपाईँहरूलाई दिन त रिफरेन्सको रूपमा दिउँला, तर यु सुड नट बी फोकस अन दिस थिङ्स. ए यो त्यहाँ मन्त्रालयको सङ्ख्या यतिबाट घटाएर यतिबाट बनाउने, यो बडा हाकिमको पद खारेज गर्ने, अनि योजना र प्रशासनलाई एउटै बनाउने सिफारिस गर्यो, डिजाइनर द कन्सर्न. सबैमा मन्त्रालयको थपघटको कुरा त आउँछ नै आउँछ होइन, तर संरचनाको कुरा आउँछ, प्रक्रिया, कार्यविधि, यो सबै आउँछ, तर त्यसको जिस्ट के हो भन्ने बुझ्नुपर्छ. त्यसैले 32 ले के गर्यो त भन्दा योजना आयोग, योजना प्रणाली, बजेट होइन, कसरी बजेटमा सुधार गर्ने भन्ने कुरा, आयोजना योजना व्यवस्थापन, यी कुराहरूमा बढी जोड दियो. त्यसैले यो केमा केन्द्रित थियो भन्दा डेभलपमेन्ट एडमिनिस्ट्रेसनमा है. त्यसैले इट वान्टेड टु ब्रिङ रिफर्म इन प्लानिङ सिस्टम एन्ड देन प्रोग्रामिङ सिस्टम, प्रोजेक्ट म्यानेजमेन्ट सिस्टम, एन्ड इट एक्सपेक्टेड ए भाइब्रेन्ट एन्ड कम्पिटेन्ट प्लानिङ एजेन्सी लाइक प्लानिङ कमिसन, यिनीहरूमा बढी के केन्द्रित भयो. त्यसैले यसले चाहिँ केमा त भन्दा योजना, नीति, बजेट, कार्यक्रम, आयोजना व्यवस्थापन होइन, प्लानिङ निकाय, प्लानिङ एजेन्सी, अनि वित्तीय अनुशासन, यी कुराहरूमा बढी केन्द्रित भयो. साइडमा पेरिफेरीमा अरू संरचना, प्रक्रिया, कार्यविधि ती पनि आयो. त्यसैले 32 सालको आयोग भनेपछि हामीले के बुझ्दो रहेछौँ भन्दा डेभलपमेन्ट एडमिनिस्ट्रेसनमा फोकस भएछ सुधार गर्न भनेर हामी बुझ्छौँ है. एकचोटि फेरि रिभिजिट गरिदिउँ. 9 सालकोले केही नभएकोमा सङ्गठन संरचना स्थापना गर्नेमा जोड दियो. 13 सालकोले पुनर्गठन, पुनर्संरचना गर्ने कुरा र त्यसलाई सञ्चालनको संरचना पनि, कार्यविधि पनि, संस्था पनि विकास गर्ने कुरामा जोड दियो. 25 सालकोले चाहिँ पोलिसी रिफर्ममा जोड दियो. त्यसमा ह्युमन रिसोर्स म्यानेजमेन्ट पोलिसीको कुरा आउला, अनि सिभिल सर्भिस लमा रिफर्म गर्ने कुरा आउला होइन, अनि त्यसले चाहिँ यो के भन्छ पद वर्गीकरण योजना मार्फत विशिष्टीकृत सेवा निजामती बनाउने कुरा आउला, सेवा समूह, उपसमूह पोलिसी रिफर्ममा जोड दियो. अनि 32 सालले चाहिँ विकास प्रशासनमा जोड दियो. त्यसमा खास गरी बजेट, वित्तीय प्रशासन, योजना, आयोजना व्यवस्थापन र चाहिँ योजना निकाय, यी कुराहरूमा केन्द्रित भएर सुधार दियो भनेदेखि, सुझाव दियो भने 48 सालको आयोग चाहिँ इट वाज ए काइन्ड अफ ब्रेक थ्रु इन दि 32 सालको मैले भने नि 32 सालको एउटै शब्दमा विकास प्रशासन. त्यसमा यसले के केलाई जोड दियो त भन्दा योजना है, एक नम्बरमा योजना, दुई नम्बरमा आयोजना व्यवस्थापन, तिन नम्बरमा बजेटरी सुधार, बजेट प्रणालीमा सुधार होइन, चार नम्बरमा वित्तीय व्यवस्थापन भनेको समग्र आर्थिक पक्षको यो मितव्ययता कसरी अपनाउनेदेखि लिएर सारा खर्चलाई प्रायोरिटीमा कसरी गर्ने भयो भन्ने कुरा त्यो, र यी सबैलाई सम्मेलन गर्ने योजना निकाय, यानि कि यो योजना आयोग, राष्ट्रिय योजना आयोग, यी कुराहरूमा सुधार गर्नमा जोड दियो भनेर भन्नु पऱ्यो है. अब प्रशासन सुधार आयोग 48 भन्दै थियो नि, यो चाहिँ हाम्रो आर्थिक संरचनामा पुनर्संरचना गर्ने यो चाहिँ आयोग थियो, त्यो त्यसमा आधारित भएर, किनभने 48 सालको भनेको चाहिँ संसारमा उदारीकरणको लहर चढिराखेको बेलामा यो त 80 नै थियो, 48 भनेको चाहिँ यो 90 पछिको कुरा हो नेपालको सन्दर्भमा भन्दाखेरि होइन, अनि त्यो 90-91 हो। अनि संसारभरि 80 आर्थिक उदारीकरणको सुरुवात भएको, नेपालमा चाहिँ क्लोज्ड इकोनोमी नै अभ्यासमा आइराखेको हुँदाखेरि, अनि त्यो आर्थिक उदारीकरणको लहरलाई समातेर हामीले पनि उदारी 47 जब संविधान जारी भएर नयाँ सरकार बन्यो त्यसले आर्थिक उदारीकरणको नीतिलाई अवलम्बन गर्यो। अब त्यो आर्थिक उदारीकरणको नीति अवलम्बन गरेसँगै प्रशासनमा पनि के चाहियो त भन्दा इकोनोमिक फिलोसफीको गाइडेन्स अथवा त्यसैमा बेस्ड भएर प्रशासन सञ्चालन हुनु पऱ्यो, किनभने आर्थिक नीतिहरूको कार्यान्वयन गर्न त प्रशासनिक संरचनाले नै हो। त्यसैले अब यसले चाहिँ केमा बेस्ड भयो त भन्दा आर्थिक उदारीकरणको सिद्धान्तलाई टेकेर यसले प्रशासन सुधारको सुझाव दियो। प्रशासन भनेको त ब्रोडर भयो, अब यसले के भन्यो भने सरकारको भूमिका नै पुनर्परिभाषित गर भन्यो यसले, एउटा मेजर सुझाव त्यही हो। उदारीकरण भनेको सरकारको भूमिकामा परिवर्तन गर्नुपर्छ, यानि कि सरकार नै शासन हो भन्ने होइन, अब शासनमा निजी क्षेत्रको गहन भूमिका हुन्छ, गैर सरकारी क्षेत्रको भूमिका हुन्छ, त्यसैले सरकारको भूमिका चाहिँ पहिलेको जस्तो सबै थोक गर्ने भन्दा पनि नियमनकारी, प्रवर्धनकर्ता, सहजकर्ता, समन्वयकर्ता, यसमा चाहिँ केन्द्रित गर्नु पर्यो। र अब के गर त भन्दा सरकारले अहिले गरिराखेको सर्वत्र हातालिराखेको कुरालाई चाहिँ प्राइभेटाइजेसन गर, बिङ बेस्ड अन द फिलोसफी अफ लिबरलाइजेसन इट फोकस्ड अन प्राइभेटाइजेसन अफ गभर्मेन्ट फङ्सन टु रिडिफाइन द रोल अफ गभर्मेन्ट। त्यसैले यसले चाहिँ आर्थिक उदारीकरणको जगमा टेकेर सरकारको भूमिका परिवर्तन गर भन्दै के भन्यो त भन्दा सरकारले गरिराखेका नाफामूलक काम जति निजी क्षेत्रलाई दिन निजीकरण गर। न वाट इज प्राइभेटाइजेसन, तपाईँले प्राइभेटाइजेसन भनेर सोध्नुभयो भने तपाईँलाई धेरै विद्वानहरूले के भन्छन् त भन्दा यो सरकारी संस्थानलाई निजी क्षेत्रलाई बेच्नु वा व्यवस्थापन करारमा दिनु यो त्यो भन्छन्। प्राइभेटाइजेसन भनेको त्यो मात्रै होइन, त्यो एउटा होला स्टेट ओन इन्टरप्राइजेस चाहिँ प्राइभेट सेक्टर र पिपुलको इन्भल्भमेन्टमा ट्रान्सफर गर्ने त्यसको स्वामित्व भन्ने कुरा त होला, मोडालिटी धेरै हुन्छन्। तर प्राइभेटाइजेसन भनेको के हो भनेदेखि सरकारले गरेका काम निजीबाट गराउने हो, है इन्टरप्राइजेस मात्रै होइन, निजी क्षेत्रलाई शिक्षामा लगानी गर्न दिने, स्वास्थ्यमा निजी क्षेत्रलाई लगानी गर्न दिने, सञ्चारमा निजी क्षेत्रलाई लगानी गर्न दिने होइन, यसरी यो चाहिँ बेसिक पब्लिक सर्भिसेसहरूमा पनि प्राइभेट सेक्टरलाई इन्भल्भ गराऊ भन्ने कुरा, र सरकार छरितो भएर बस्छ, अनि अहिले हात हालेका यो पब्लिक स्टेट ओन इन्टरप्राइजेसहरूलाई पनि तिमीले प्राइभेट सेक्टरमा हस्तान्तरण गर, तिमीले त अनुगमन गर्ने हो, नियमन गर्ने हो, उनीहरूलाई सबलीकरण गर्ने हो, चलाउनै पऱ्यो एउटा दुईवटा नमुनाका रूपमा चलाउने हो, र जनताको अत्यावश्यकीय सेवाहरूलाई निजी क्षेत्रले नदिने स्थिति छ भने त्यो अन्तिममा अन्तले दिन सक्दैन भने मात्रै तिमीले त्यो जिम्मा लिनुपर्ने हुन्छ। त्यसैले यु सुड नट बी द ओनर अफ अल इन्टरप्राइजेस अफ द बिजनेस इन द मार्केट, लेट द प्राइभेट सेक्टर ह्यान्डल द मार्केट। त्यसैले इकोनोमी निजी क्षेत्र, त्यसैले मैले अहिले भनिरहेको थिएँ उदारीकरणको जगमा यसले सरकारको भूमिका परिवर्तन गर्ने र सहजकर्ता नियमनकर्तामा सीमित गर्ने र निजीकरणलाई प्रश्रय दिने र निजी क्षेत्रको नेतृत्वदायी भूमिकामा अर्थतन्त्र सञ्चालन गर्न दिने। तर त्यो गरिरहँदाखेरि फेरि सरकारले पुरै पनि छोड्नु पनि परेन, के गर्ने त भन्दा सकेसम्म निजी क्षेत्रलाई सबल बनाएर फुल्ली उनीहरूलाई चलाउन दिने, फेरि फुल्ली दियो भने अराजकता र मोनोपोली सिर्जना हुन्छ। यो चाहिँ सरकारको इन्भल्भमेन्ट निजीमा हस्तान्तरण गर्नु भनेको चाहिँ निजी सरकारले गरिरहेको मोनोपोली निजीलाई दिनु भन्ने चाहिँ होइन, त्यसैले सरकार पनि त्यसको कम्पिटिटर हुनुपर्छ भन्ने हो। त्यसैले सरकारले के पनि गर्नु पर्यो त भन्दा पार्टनरसिपमा गर धेरै कुरा, पब्लिक प्राइभेट पार्टनरसिपमा हुनसक्छ, अनि त्यसपछि तिमीले लिने सेवाहरू अब सरकार छरितो हुनुपर्छ, डाउन साइजिङ भन्ने कुरा है, सरकारको आकारलाई सानो बनाउनुपर्छ, अनि त्यो गर्नलाई धेरै मन्त्रालय, विभाग, दरबन्दी, कर्मचारी यसमा कटौती गर्ने भने काम त सरकारको झन् बढेको छ नि त भन्दा के गर्ने त भन्दा कन्ट्राक्टिङ आउट गर्ने। अब तिमीले ठेक्कामा काम गराऊ न, यति काम गर्नलाई चाहिँ तिमीले कतिमा गर्छौ भनेर पब्लिक के अरे बिडिङ गर, टेन्डर गर, त्यो टेन्डरमा जसले कममा गर्छु भने त्यसैलाई गर्न देऊ, तिमी कार्यालय इन्जिनियर अथवा कर्मचारी सबै राखेर थाई गरेर किन गर्नु पऱ्यो, प्रोजेक्ट बेसिसमा काम गर भनेर त्यो चाहिँ डाउन साइजिङ, कन्ट्राक्टिङ आउट, सर्भिस कन्ट्राक्ट, पब्लिक प्राइभेट पार्टनरसिप, यो सबै केले त भन्दाखेरि 48 सालको प्रतिवेदनले दिएका सुझावहरू हुन्, त्यो चाहिँ उदारीकरणका मान्यता र म्याक्सिमाइज द भ्यालु फर मनी त्यो कुरामा जोड देऊ भन्ने कुरा, अनि 48 सालको प्रतिवेदनले त्यसो भनिरहँदा निजीकरण, आर्थिक उदारीकरण, अनि अब यो तर उदारीकरण निजीकरण गर्न चाहिँ सरकारको अप्रोचमा चेन्ज गर्नुपर्छ है. नाउ यु हेभ टु फोकस अन डी लाइसेन्सिङ, डी कन्ट्रोलिङ, डी रेगुलेसन. यु हेभ टु इन्ट्रोड्युस 3 Ds भन्यो, तिनवटा डीहरूको लागू गर. ती डिज भनेको चाहिँ अब हरेक कामका लागि सरकारको लाइसेन्स लिएर मात्रै गर्न पाउने, अनि सरकारले एकदम क्लोजली नियमन गर्ने, कन्ट्रोल गर्ने, होइन त्यो गर्ने गर्नुहुन्न. यो नियमन, कन्ट्रोल र लाइसेन्स प्रणालीलाई चाहिँ खुकुलो बनाऊ, लिँदैन त्यो गर्नै हुँदैन भन्ने होइन, खुकुलो बनाऊ, जसले बिजनेसलाई हडल नगरोस्, प्राइभेट सेक्टरलाई चाहिँ प्रमोट गरोस् भनेर 3 Ds इन्ट्रोडक्सन त्यो गर्नुपर्छ भन्ने त्यो फिलोसफीबाट पनि गाइडेड भएर यसले चाहिँ सुरु के अरे सुझावहरू दियो भनेदेखि यसले त्यति गरिसकेपछि पब्लिक सेक्टरका अब यसमा एनपिएमका कुराहरू पनि धेरै 48 सालको प्रतिवेदनले ल्याउँछ है. यो अघि भनेको कन्ट्राक्टिङ आउट, सर्भिस कन्ट्राक्ट, पब्लिक प्राइभेट पार्टनरसिप, 3 Ds, अब 3 Es भन्ने चाहिँ एनपिएमको अझै इफिसियन्सी, इकोनोमी र इफेक्टिभनेस, यो चाहिँ सरकारी क्षेत्रमा पनि हेर्नुपर्छ भन्ने मान्यता यी चाहिँ. त्यसैले आर्थिक उदारीकरण, सार्वजनिक व्यवस्थापनका मान्यतामा आधारित भएर सरकारको भूमिकामा परिवर्तन, सरकारले गर्नै पर्ने मिनिमम फङ्सनलाई डिफाइन, त्योभन्दा बाहेकका फङ्सन चाहिँ निजीकरण, अनि त्यसपछि सार्वजनिक निजी साझेदारी, यो गरेर सम्पादन गर्नुपर्छ भन्ने गरिकन यो 48 सालको प्रतिवेदनले सुझाव दियो. र यसले सरकारका 5 काम नै तोकिदियो, भनेको मतलब सरकारले नगरी नहुने मिनिमल फङ्सन भन्छ त्यसलाई चाहिँ. यसले चाहिँ 5 काम तोक्यो. त्यो 5 काम यसले के तोक्दियो त भन्दाखेरि, एउटा चाहिँ ऐन नियम बनाउने र त्यसको परिपालना गराउने काम, होइन ल मेकिङ एन्ड ल कम्प्लायन्सको काम, त्यो अरूले गर्न सक्दैन, सरकारले गर्नु पऱ्यो. दोस्रो, समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने काम, म्याक्रो इकोनोमिक स्टेबिलिटी कायम गर्ने काम, भनेको मूल्य वृद्धि नियन्त्रण गर्ने, ब्याज दर, विनिमय दर, होइन माग र आपूर्ति बिचको सन्तुलन, उत्पादन के भन्छ वृद्धि, आर्थिक वृद्धि, पर क्यापिटा इन्कम, यस्ता म्याक्रो इकोनोमिक इन्डिकेटरहरू जुन हुन्छन् हो तिनीहरूलाई स्थिर कायम राख्ने काम, ताकि बजारमा चाहिँ गडबडी नआओस् भन्नका निमित्त त्यो काम चाहिँ सरकारले गर्नुपर्छ है. त्यो कसरी गर्ने त भन्दा, बाई युजिङ 2 policy tools, एउटा चाहिँ फिस्कल पोलिसी, अर्को चाहिँ मोनिटरी पोलिसी, जुन तपाईँले पढ्नु पनि भइसकेको छ होइन, मौद्रिक नीति र वित्त नीतिको प्रयोग गरेर मूल्य दर, ब्याज दर, विनिमय दर, अनि त्यसपछि गएर बजारका अन्य म्याक्रो आर्थिक सूचकहरू, परिसूचकहरूलाई स्थिर कायम राख्ने काम, त्यसलाई भन्छ समष्टिगत आर्थिक स्थायित्व. त्यो चाहिँ सरकारको कहिलेकाहीँ के गर्नुपर्छ सरकारले भन्दा, इन्टरभिन गर्नुपर्छ कि. मार्केटमा के भइदिन्छ भनेदेखि, एकछिनलाई चाहिँ मानिलिउँ सरकारले प्राइभेट सेक्टरलाई नै चल्न एकदम खुल्ला गरिदियो भने, आफूले केही पनि हस्तक्षेप गरेन भने, बजारमा चाहिँ कुनै किसिमको गडबडी, एकछिन मनिटरी मनी फ्लोको कुरा गरौँ न एकछिनका लागि, मानिलिउँ अब सरकारले सेन्ट्रल ब्याङ्कमा राख्नुपर्ने जुन रिजर्भ उनीहरूले चाहिँ हुन्छ, त्यो रिजर्भ रेसियोलाई चाहिँ बढाइदियो भने अब के हुने भयो त भन्दाखेरि, ब्याङ्कहरूको लिक्विडिटी चाहिँ कम हुने भयो, उसको इन्ट्रेस्ट रेट बढ्ने भयो, अनि लेन्डिङ कम हुने भयो, रिजर्भ रेसियो बढाइदियो भने होइन. अब एकछिनलाई चाहिँ लिक्विडिटी कम भयो, ब्याङ्कमा एकदमै मान्छेले पैसा ऋण लिन नसक्ने स्थिति भयो, त्यो क्राइसिस भयो भनेदेखि, अब उसले के गर्छ, त्यो मार्जिनलाई फ्लेक्सिबल बनाउनका लागि त्यो रेसियो चाहिँ घटाइदिन्छ, ताकि उनीहरूले मिनिमम यति राखेर मात्रै बाँकी लेन्डिङ गर्न सक्छन् भन्ने कुरा. अब इन्डाइरेक्ट मेजरबाट ब्याज दरलाई प्रभावित गरेर गरिदिन्छ, आवश्यकता अनुसार खुम्च्याउने र ऊ गर्ने भनौँ न, विस्तारकारी र सङ्कुचनकारी भन्छ. फिस्कल पोलिसी पनि त्यस्तै हुन्छ, मोनिटरी पोलिसी पनि त्यस्तै हुन्छ, विस्तारकारी र सङ्कुचनकारी. त्यो चाहिँ किन त फ्लेक्सिबिलिटी भन्दा, गभर्मेन्टले प्ले गर्न सकोस् भन्नका लागि. त्यसैले मनी फ्लो मार्केटमा अत्याधिक भयो भने सङ्कुचन गराउने गरिकन उसले रोल खेल्छ, त्यहाँ चाहिँ उसको इन्टरभेन्सन चाहियो. अनि कम भयो भने अब उसले त्यसलाई चाहिँ एक्सपान्सन गर्ने गरिकन पोलिसी रोल खेल्छ. भनेपछि यो सरकारले चाहिँ यसरी मार्केट आफै चल्न दिने, तर जहाँ मार्केटमा अस्थिरता अथवा कुनै किसिमको समस्या पैदा हुन्छ त्यो बेलामा इन्टरभिन गर्ने गरिकन सरकारको भूमिका हुन्छ होइन. भनेपछि यसरी यो म्याक्रो इकोनोमिक स्टेबिलिटी कायम गर्नका लागि सरकार ले यस्तो यस्तो गर्छ है, त्यो एउटा कुरा भयो। मोनिटरी पोलिसी र फिस्कल पोलिसीको प्रयोग गरेर अब दुइटैको यिनीहरूको अब्जेक्टिभमा मात्रै डिफरेन्सेस हुने हो। मोनिटरी पोलिसीले स्ट्याबिलिटी कायम गर्न खोज्छ, फिस्कल पोलिसीले चाहिँ ग्रोथ कायम गर्न खोज्छ। ग्रोथले इन्फ्लेसन बढाउँछ, इन्फ्लेसन बेगर ग्रोथ हुँदैन, किन खर्च गर्नुपर्छ नि त ग्रोथका लागि। खर्चले मान्छेको हातमा पैसा पुग्छ, पैसा पुगेपछि वस्तुभन्दा पैसा सस्तो हुन्छ अनि इन्फ्लेसन बढ्छ। सो यु निड ए काइन्ड अफ हेल्दी इन्फ्लेसन फर ऱ्यापिड ग्रोथ। तर त्यो एक नम्बरमा बजेटले फिस्कल पोलिसीले जहिले पनि ग्रोथ राख्छ, तर मोनिटरी पोलिसीले एक नम्बरमा चाहिँ स्ट्याबिलिटी राखिरहेको हुन्छ। अनि दुई र तिन चाहिँ यिनीहरूको उही हुन्छ, दुई नम्बरमा चाहिँ अब उताको मोनिटरीको दुईमा ग्रोथ हुन्छ, यताको फिस्कल पोलिसीको दुईमा स्ट्याबिलिटी हुन्छ, अनि तेस्रोमा चाहिँ सोसल जस्टिस। तिनवटा अब्जेक्टिभ मात्रै हो, तपाईँहरूले के पढ्नुभयो यो वित्त नीति र मौद्रिक नीतिका जम्मा तिनवटा उद्देश्य हो। त्यो तिनवटा उद्देश्यको पहिलो र दोस्रो उद्देश्यको हाइरार्की मात्रै फरक हुन्छ फिस्कल र मोनिटरी पोलिसीको। यसरी यो दुईवटा मार्फत म्याक्रो इकोनोमिक स्ट्याबिलिटी कायम गर्ने काम सरकारले गर्छ। त्यसपछि सरकारले के गर्छ त भन्दा, यो प्रोटेक्टिङ द विकर सेक्सन अफ सोसाइटी, यो चाहिँ तिमीले गर्नुपर्छ है भनेर हाम्रो 48 सालकोले पनि भन्यो, तर त्यो ग्लोबल्ली पनि त्यही हो। समाजका कमजोर वर्गको रक्षा गर्ने काम चाहिँ सरकारको। अब कोही असहाय छ, दीर्घ रोगी छ, अनि पैसा तिर्न सक्दैन, अपाङ्ग छ, अति विपन्न छ, होइन, यो बेलामा चाहिँ सामाजिक संरक्षण, सामाजिक सुरक्षा, यो खालको प्रोभिजनहरू गरेर त्यो वर्गको रक्षा गर्नुपर्ने गभर्मेन्टको दायित्व हुन्छ, त्यो गर्छ, प्रोटेक्टिङ विकर सेक्सन अफ सोसाइटी। र अर्को चौथो फङ्सन चाहिँ यसको के हुन्छ त, इन्भेस्टिङ इन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट, है, ठुला पूर्वाधार निर्माणमा चाहिँ सरकारले लगानी गर्नु पर्यो। अब रेलवे कसले बनाइदिन्छ, हाइवे ठुल्ठुला कसले बनाइदिन्छ, एयरपोर्ट कसले बनाइदिन्छ, इट सुड डु बी डन बाई गभर्मेन्ट। तर यो सधैँ हुँदैन, प्राइभेटले पनि बनाउन सक्छ रेलवे, तर एट द बिगिनिङ दे आर नट इन्ट्रेस्टेड, किन एकछिन कसैले लगानी गरेर काठमाडौँमा रेल चलाएर अहिले त केही सब्सिडीमा चलाउनु पर्छ मान्छेले, पैसै तपाईँ रेल चढ्नै सक्नुहुन्न, होइन, किनभनेदेखि रेलको एक स्टेसन चढेको ग्लोबल्ली हेऱ्यो भने सस्तो हुनेमा $3-3.5 छ, होइन, नत्र अन एन एभरेज $4 पर्छ रेलको, होइन। अब त्यो $4 कस्ट, तपाईँ $4 भनेको कति हो त थाहै होला तपाईँलाई, होइन, अहिले 115-16 कति छ भनेको झन्डै 500 रुपियाँ, यो 470 रुपियाँ तिरेर तपाईँ एक ठाउँबाट चढेर अर्को स्टेसनमा, जस्तो उदाहरणको लागि बानेश्वरबाट चढेर कोटेश्वरमा झर्न सक्नुहुन्छ कि सक्नुहुन्न भने चाहिँ इट्स भेरी एक्सपेन्सिभ। अब यो बेलामा प्राइभेट सेक्टर आउँदैन, गभर्मेन्टले के गर्नुपर्छ, अब हामीले बसकै मूल्यमा ट्रेन चलाउने गरी ट्रेन बनाउनुपर्छ, त्यो बेलामा त सरकारले सब्सिडाइज गरेर चलाउने। त्यसैले एट द बिगिनिङ, पछि कम्पिटेटिभ भएपछि त तपाईँको महिनाकै 2 लाख 3 लाख 4 लाख स्यालेरी 5 लाख हुन थालेपछि त अनि तपाईँले तिर्न सकिहाल्नुहुन्छ, होइन। त्यो त रेलले इकोनोमिक एक्टिभिटी बढाउला, रोड कनेक्टिभिटीले, रेलवे कनेक्टिभिटीले, तपाईँले जब पाउनु होला, जब पाएपछि राम्रो स्यालेरी पाउने स्थिति होला, त्यो भएपछि आम्दानी बढेपछि, अनि प्राइभेटले पनि चलाउँछ त्यो बेलामा चाहिँ। तर एट द बिगिनिङ इन्फ्रास्ट्रक्चर गभर्मेन्टले नै गर्नुपर्ने हुन्छ। र अर्को एउटा चाहिँ यसले रेगुलेटिङ द मार्केट, बजारलाई नियमन चाहिँ यसले गर्नु पऱ्यो, बेचेको वस्तु गुणस्तरीय छ कि छैन, मूल्य कति छ, उपभोक्ताको स्वास्थ्यमा के गरिराखेको छ, कानुन बमोजिम गराएको छ कि छैन, ट्याक्स तिरेको छ कि छैन, रेगुलेटरी। त्यसैले पाँचवटा फङ्सन, पोलिसी मेकिङ एन्ड कम्प्लायन्स, अनि त्यसपछि गएर म्याक्रो इकोनोमिक स्टेबिलिटी, प्रोटेक्टिङ विकर इन द सोसाइटी, अनि त्यसपछि गएर यो इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट, र चाहिँ रेगुलेटिङ प्राइभेट सेक्टर, यो पाँचवटा काम मिनिमम भनेर त्यसले कहिलेकाहीँ जाँचमा फ्याक्ट आउँछ है, शाखा अधिकृतकोमा पनि आइराखेको हुन्छ, उपसचिवकोमा पनि। प्रशासन सुधार आयोग 2048 प्रतिवेदनले सरकारका काम सिफारिस गरेका काम लेख्नुहोस् भनेर आइदिन्छ, पाँचवटा काम चाहिँ त्यसले सिफारिस गरेको छ, होइन, मेजर भनेर। अब तल रिसर्च एन्ड डेभलपमेन्ट, ह्युमन डेभलपमेन्ट, एचआरडी, अनि त्यसपछि गएर के अरे यो चाहिँ इन्भाइरोमेन्ट प्रोटेक्सन भन्नेहरू पनि, यो लगायतका सरकारले गर्नुपर्ने काम भनेको छ, ती पाँचवटा मिनिमल कामहरू। यसरी 48 सालको प्रतिवेदनले चाहिँ के गरेछ त भन्दा, आर्थिक उदारीकरणको फिलोसफीमा आधारित भएर सरकारको भूमिका परिवर्तन, निजीकरण, सार्वजनिक व्यवस्थापनका मान्यताहरूको अवलम्बन, होइन, अनि त्यस्तै गरिकन यो सरकारको भूमिका तोक्ने काम यसरी चाहिँ गर्यो भनेर बुझ्नु पर्यो। अब त्यसपछि 48 सालपछि पनि शासकीय सुधार अथवा प्रशासन सुधारको काम कन्टिन्यू नै त्यो प्रक्रिया चलिरह्यो। खास गरी नेपालमा चाहिँ प्रशासन सुधार भनेको सत्ता परिवर्तनसँगै एउटा गर्ने कामका रूपमा विकास भएको छ कि, एउटा सिस्टमबाट अर्को सिस्टममा गयो, त्यसले पहिलो एउटा आयोग गठन गर्ने अनि ल अब व्यापक प्रशासनमा सुधार गरेर अनि प्रशासनलाई सबलीकरण गरेर विकासलाई तीव्रता दिन्छु भन्ने प्रधानमन्त्रीले आयोग गठन गरिहाल्ने, दुई चारजना आफ्ना मान्छेलाई जागिर खुवाउने अनि तिनले त्यही पुरानो प्रतिवेदन सारेर अलिअलि थपथाप गरेर दिन्छन् अनि त्यो ठेली ल्याउने राख्ने, तपाईँहरूले यसरी पढ्नुपर्छ होइन, हामीले पनि पढ्यौँ, त्यति मात्रै काम हो, कार्यान्वयन चाहिँ कहिले पनि हुँदैन। त्यही भएर अब त्यो पछि 48 सालपछि त्यो 47 सालको परिवर्तन पछि 48 सालमा भएको थियो, 48 सालपछि चाहिँ अब 61 सालमा चाहिँ खास गरिकन यो शासकीय सुधार कार्यक्रम भनेर यो विदेशी दाताहरूको सहयोगमा यो चाहिँ केमा आधारित हो त्यो शासकीय सुधार भन्ने पनि फेरि यो चाहिँ वेस्टर्न कन्ट्रीले थर्ड वर्ल्ड कन्ट्रीको गभर्नेन्समा रिफर्म गर्नुपर्छ, त्यहाँ ब्याड गभर्नेन्स छ गुड गभर्नेन्स गर्नुपर्छ भनेर जुन सुशासनको अवधारणा आयो नि 90s हो, त्यो सुशासनको अवधारणामा टेकेर उनीहरूले दिएको सहयोगमा आधारित भएर हामीले पनि यो शासकीय सुधार कार्यक्रम भनेर 2061 सालमा कार्यान्वयन गऱ्यौँ। अब यसले चाहिँ खास गरिकन एउटा मेजर यसले ल्याएको कुरा भनेको चाहिँ यो चेन्ज म्यानेजमेन्ट, परिवर्तन व्यवस्थापन, प्रत्येक मन्त्रालय कार्यालयहरूमा चेन्ज युनिट राख्नुपर्छ र त्यसको सपोर्टमा चेन्ज म्यानेजमेन्ट गर्नुपर्छ, यानि कि सङ्गठनहरू परम्परागतबाट नयाँ कार्यशैली प्रविधि यो सबै गर्नुपर्छ भन्ने एउटा। अर्को एउटा महत्त्वपूर्ण चाहिँ यसले इन्क्लुजन, यो समावेशीकरणको आधार चाहिँ त्यो हो, त्यसले के भन्यो भने प्रत्येक मन्त्रालयमा लैङ्गिक इकाइ अथवा यो चाहिँ जिएससीका एजेन्डाहरू होइन यो हेर्ने छुट्टै फोकल पर्सन राख्नुपर्छ भन्ने मान्यता र निजामती सेवा समावेशी बनाउनुपर्छ, आरक्षण दिनुपर्छ भनेर यसले पहिलोचोटि सिफारिस गरेको हो शासकीय सुधार कार्यक्रमले। र यो बाहेक यसले चाहिँ सहभागिता, पारदर्शिता, उत्तरदायित्व जस्ता सुशासनका पक्षहरूको कार्यान्वयन प्रभावकारी गर्नुपर्छ भन्ने खालका, यो कुनै आयोगको प्रतिवेदन होइन, यो एउटा कार्यक्रम हो, यसको रोड म्याप थियो, शासकीय सुधारको मार्गचित्र भन्ने थियो, हो यो कार्यक्रमले डेभलप गरेको, कुनै विज्ञहरूको आयोग चाहिँ होइन। अनि हामीले चाहिँ जब 62-63 आन्दोलन भयो अघि भने, अब सत्ता परिवर्तन भयो अनि सिस्टम परिवर्तन हुने बित्तिकै 65 सालमा हामीले के गर्यौँ त भन्दा प्रशासन पुनर्संरचना आयोग भनेर फेरि गठन गर्यौँ, प्रशासन पुनर्संरचना आयोग 2065। यसले चाहिँ 63 सालको संविधानले नयाँ संविधान मार्फत मुलुकको पुनर्संरचना गरेर सङ्घीय प्रणालीमा जाने भन्यो, हो त्यो पुनर्संरचनासँगै प्रशासनको कसरी पुनर्संरचना गर्ने त भन्ने उद्देश्यले यो स्थापना भएको थियो 2065 सालमा। तर यसले चाहिँ पुनर्संरचनाको ट्वाक्कै प्रतिवेदन दिनुभन्दा पनि सेवा प्रवाहमा सुधार, संस्थानमा सुधार, के भन्छ सुरक्षा निकायमा सुधार आदि आदि भनेर राजस्व प्रणालीमा सुधार भनेर 5-6 प्रतिवेदनहरू दिएको छ, टुक्रे टुक्रे प्रतिवेदन, अनि दे आर अलमोस्ट नेग्लिजेबल भनौँ न, कसैले पनि त्यसलाई पल्टाएर हेरेको पनि छैन, द्याट सायद यो प्रशासन सुधार आयोगका सिफारिसहरूमध्ये सबैभन्दा हेर्दैन हेरिएको चाहिँ त्यसका सिफारिस जस्तो लाग्छ मलाई। अनि तर त्यसले अन्तिममा एउटा चाहिँ यो निजामती सेवाको पुनर्संरचनाको पनि सानो खाका चाहिँ प्रस्तुत गरेको थियो, 4 तहको निजामती सेवा हुने, स्थानीय निजामती सेवा, प्रदेश निजामती सेवा, यो अनि के भन्छ सङ्घीय निजामती सेवा र राष्ट्रिय निजामती सेवा भनेर 4 सुझाव चाहिँ दिएको थियो, तर त्यो अनुसार निजामती सेवाको पुनर्संरचना पनि भएन। एनिवे यो चाहिँ के हो त भन्दा अघि मैले भनेको सबै कुरा गर्दै आएँ नि, यो यसले यसमा जोड दियो, यसले यसमा जोड दियो भनेर भन्दा यो 65 सालले चाहिँ सङ्घीयता अनुरूप राज्य पुनर्संरचना गर्दा प्रशासनको पुनर्संरचना कसरी गर्ने भन्ने सन्दर्भमा केन्द्रित भएर यो गठन भएको थियो, तर यसको अब्जेक्टिभ अनुसारको प्रतिवेदन त्यति आएन। अब 2070 सालमा फेरि के भयो त भन्दाखेरि अब चाहिँ प्रशासन सुधार सुझाव समिति भन्ने गठन भयो, फेरि यो निरन्तर हुनुपर्छ यो भनेर। खास गरी यसमा चाहिँ के हुन्छ, यो प्रशासन सुधारमा खास गरी एक्स ब्युरोक्राटहरू हुन्छन् अनि यिनीहरूले आफ्नो रिटायर हुने बित्तिकै अलिकति प्रधानमन्त्रीको नजिक हुनेहरूले, सरकारको नजिक हुनेहरूले के गर्छन् भने, हजुर यो त एउटा प्रशासनको स्थायी संयन्त्रै भएन, यो सुधार गर्ने एउटा आयोग बनाउनु पर्यो, यसको यस्तो यस्तो यस्तो भनेर प्रेजेन्टेसन गर्छन् अनि हजुरले मौका दिने हो भने म चाहिँ कुनै तलब सुविधै नलिकन यो म सेवा गर्न तयार छु भन्छन्, अनि त्यसपछि प्रधानमन्त्रीले ल यसलाई बनाइदिनु, सेवा त किन लिँदैन, त्यो तलब सबलब त लिइहाल्छन् भन्ने बेला अनि चाहिँ गठन गर्ने, यो खालको पनि देखिएको छ है। त्यसैले यो 70 सालमा पनि प्रशासन सुधार सुझाव समिति भन्ने बन्यो। त्यो सुझाव समितिले अध्ययन गरेर चाहिँ प्रतिवेदन दियो, काशीराज दाहालको उसमा थियो होइन। अनि त्यसपछि अब यो प्रतिवेदनलाई कार्यान्वयन गर्न हजुर एउटा अनुगमन गर्ने निकाय चाहियो भनेर त्यो सुझाव दिनेहरूका मध्येहरूले भनेर फेरि के भयो त भन्दा प्रशासन सुधार सुझाव समितिको सुझाव कार्यान्वयन के समिति भन्ने प्रशासन सुधार सुझाव कार्यान्वयन समिति भन्ने एउटा स्थायी बोर्ड चाहिँ तपाईँ सिंहदरबार जानुभयो भने सेन्ट्रल क्यान्टिनको माथितिर कतातिर राखेको देखिन्छ। त्यो छँदैछ अहिले पनि अनुगमन सनुगमन गर्ने अनि वर्षै विषय 2-3 पेजको प्रतिवेदन दिने यो गर्ने गरेको हामीले देख्छौँ। यानि कि यो अन्तिम समिति नै भनेको चाहिँ 70 हो, त्योभन्दा पछि ठुलो बनाएको छैन। अब प्रशासनिक पुनर्संरचना के भन्छ उच्च स्तरीय, यो चाहिँ टिपिराख्नु है तपाईँहरूलाई काम लाग्छ, उच्च स्तरीय प्रशासनिक पुनर्संरचना समिति भन्ने बन्योपछि है त्यसमा चाहिँ म पनि त्यसको मेम्बर जस्तै भनौँ न भएर काम गरेको थिएँ। त्यो त्यसको काम चाहिँ यो ONM गर्ने के 3 तहको प्रशासन संरचनाको मन्त्रालय विभाग कार्यालय दरबन्दी 3 तहको संरचना यो सबै निर्धारण गर्ने थियो। बरु त्यसको धेरै सुझावहरू त्यसले ठ्याक्कै प्रतिवेदनै यस्तो भनेर दिने भन्दा पनि खण्ड खण्डमा सिफारिस गर्यो। अनि त्यसकै यो चाहिँ के भन्छ 72 सालमा संविधान जारी भएपछि गठन भएको, 73-74 गठन भएको, यसको ठ्याक्कै डेट चाहिँ मलाई ठ्याक्कै थाहा भएन, 74 सालमा भनौँ न 74मा चाहिँ यो गठन भएको। यसरी त्यसकै सिफारिसका आधारमा चाहिँ हामीले अहिले त्यसले त 16 मन्त्रालय राख्ने भनेको थियो, अहिले हामीले चाहिँ यो के अरे 21-22 मन्त्रालय, प्रदेशको 7 मन्त्रालय, अनि त्यसपछि गएर कतिवटा विभागहरू रहने, दरबन्दी हामीले अहिले पढ्छौँ, अहिले पछि पनि मैले भनौँलाई सङ्घमा 48,000-50,000 होइन, तर गर्दै गर्दै अहिले 56,000-57,000 छ। त्यसपछि प्रदेशमा चाहिँ कति दरबन्दी, स्थानीयमा कति दरबन्दी भनेर यो निर्धारण गर्ने सबै काम त्यसले गरेको सिफारिसका आधारमा वास्तवमा भएको हो। यसरी अहिलेसम्म हामीले कन्टिन्युसली प्रशासन सुधारका प्रयासहरू यसरी गर्दै आएको अवस्था छ। अब यति ONM भनेको के हो? अर्गनाइजेसन एन्ड म्यानेजमेन्ट भन्छ, अर्गनाइजेसन एन्ड मेथड पनि भन्छ, अर्को भाषामा यसलाई फङ्सनल एनालिसिस पनि भन्छ। त्यो भनेको चाहिँ सङ्गठनमा कतिजना कर्मचारीको दरबन्दी हुने, कतिवटा सेवा समूह उपसमूह हुने, पदनाम के हुने, तिनीहरूको पदसोपान के हुने, त्यो सबै कुरा निर्धारण गर्ने समिति टेक्निकल कामलाई चाहिँ अर्गनाइजेसन एन्ड म्यानेजमेन्ट भनेर भन्छ। सर्वे हो खासमा, ONM सर्वे हो। त्यो ONM सर्वे गरेर यो मन्त्रालयमा एकजना सचिव, यतिजना सहसचिव, यतिजना उपसचिव, तिनको काम कर्तव्य यो, कार्य विवरण यो भनेर डिटरमाइन गर्ने, यो सेवा यो समूहको, यो दरबन्दी कटाउने यो बढाउने, त्यो गर्नलाई चाहिँ ONM सर्वे गर्नुपर्छ। नयाँ सङ्गठन बनाउँदा पनि ONM सर्वे हुन्छ। अनि प्रत्येक वर्ष चाहिँ कुनै सङ्गठनको दरबन्दी घटबट गर्नु पऱ्यो, काम थप घट गर्नु पऱ्यो भने पनि ONM सर्वे हुन्छ। निजामती सेवामै ONM सर्वे नगरिकन नयाँ सङ्गठन खोल्न पनि पाइने छैन र सङ्गठनमा दरबन्दी फेरबदल गर्न पनि पाइने छैन भनेर लेखेको छ। त्यसलाई हामी अर्गनाइजेसन एन्ड सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण भनेर भन्छौँ है त। अब यदि भनिसकेपछि चाहिँ हामीले नेपालको अहिलेको प्रशासनको आधारभूत संरचना त्यसो भए के छन् त भन्दाखेरि, धेरैचोटि मैले भनिसकेको छु तपाईँलाई, संविधानको धारा 56 जानुपर्छ, जसले नेपाल राज्यको मूल संरचना सङ्घ प्रदेश र स्थानीय गरी 3 तहको हुनेछ भनेको छ। भनेपछि नेपालको प्रशासनिक संरचना पनि सङ्घीय प्रशासनिक संरचना, प्रादेशिक प्रशासनिक संरचना, स्थानीय प्रशासनिक संरचना गरेर 3 तहको प्रशासनिक संरचना रहने व्यवस्था छ। यो हाम्रो आधारभूत संरचना कस्तो, यसका विशेषता के भन्ने अहिले मैले बोलिराख्दाखेरि तपाईँले पत्ता लगाउनुपर्छ है। 3 तहको संरचना धारा 56, अनि त्यो 3 तहको संरचनामा चाहिँ के हुन्छ त भन्दाखेरि, सङ्घमा चाहिँ खास गरिकन यो कार्यकारी संरचना, अनि त्यसपछि गएर यो विधायिकी संरचना, अनि त्यसपछि गएर न्यायिक संरचना, र त्यो कार्यकारीभित्रै यानि कि एक्जिक्युटिभ संरचनाभित्रै फेरि तपाईँले के भन्न सक्नुहुन्छ त भन्दा अर्को विङ चाहिँ अलग्गै राख्नु भएन, तर चाहिँ फरक फरक त्यो का यसरी नछुट्याइ लेख्दाखेरि चाहिँ भन्न सक्नुहुन्छ यो सुरक्षा सम्मसँग सम्बन्धित संरचना र अलिकति सेमी इन्डिपेन्डेन्ट टाइपका र इन्डिपेन्डेन्ट टाइपका संवैधानिक निकायहरू आयोग समिति बोर्ड प्रतिष्ठान जस्ता खालका यी विभिन्न प्रकृतिका. अब यसमध्ये तपाईँले एक्जिक्युटिभ स्ट्रक्चरभित्र कार्यकारिणी संरचनाभित्र चाहिँ के राख्नु पर्यो त भन्दाखेरि यो राष्ट्रपति उपराष्ट्रपतिको कार्यालय प्रधानमन्त्री मन्त्री परिषदको कार्यालय मन्त्रालय विभाग अनि त्यो मातहतका कार्यालयहरू सङ्घका कार्यालयहरू अनि त्यसपछि गएर सेना प्रहरी सशस्त्र प्रहरी बल राष्ट्रिय अनुसन्धान विभाग अनि त्यस्तै गरेर संवैधानिक निकायहरू विभिन्न आयोगहरू समिति विकास समिति प्रतिष्ठान है यिनीहरू के हुन्छ भन्दाखेरि अनि यो कार्यकारी एडमिनिस्ट्रेटिभ स्ट्रक्चर एक्जिक्युटिभ एडमिनिस्ट्रेटिभ स्ट्रक्चरभित्र परे यो सङ्घका अनि त्यसपछि सङ्घमै अर्को चाहिँ हाम्रो के विङ छ त भन्दा लेजिस्लेटिभ पनि छ. लेजिस्लेटिभ चाहिँ यो पोलिटिकल हो डिफिनेटली, तर हामीसँग के हुन्छ त भन्दा संसद सचिवालय हुन्छ, संसदीय समितिको सचिवालय हुन्छ, संसद सेवाका कर्मचारीहरू छन् होइन, अनि त्यहाँ पनि तपाईँ चाहिँ तल्लो तहदेखि लिएर सचिवसम्मका दरबन्दीहरू छन्, त्यसैले संसदको सचिवालय संसदीय समितिहरूको सचिवालय र त्यो सचिवालयको जुन संरचना अनि सेवा समूह दरबन्दी त्यो चाहिँ के हो त भन्दाखेरि लेजिस्लेटिभ एडमिनिस्ट्रेटिभ विङ हो, त्यो सङ्घको लेजिस्लेटिभ एडमिनिस्ट्रेटिभ विङ यानि कि यो चाहिँ विधायिकी प्रशासनिक संरचना है. अब अर्को चाहिँ जुडिसियल विङ हुन्छ फेरि एडमिनिस्ट्रेटिभ विङ, त्यो जुडिसियलमा चाहिँ हामी कहाँ के हुन्छ भनेदेखि एकीकृत युनिटरी जुडिसियल सिस्टम हो, त्यसैले जुडिसियलमा चाहिँ यो सर्वोच्च अदालत उच्च अदालत जिल्ला अदालत र यो चाहिँ अन्य अदालतहरू छन् विभिन्न, जस्तो त्यस्ता अदालत भनेको के हो त भन्दा विशेष अदालत, तपाईँले भ्रष्टाचारको मुद्दा सुरुमा हेर्ने अदालत देख्नु भएको छ सुन्नु भएको छ बबरमहलमा होइन, विशेष अदालत प्रशासकीय अदालत श्रम अदालत यस्ता थुप्रै खालका क्षेत्र न्यायाधिवक्ताको कार्यालय होइन त्यो एक्जिक्युटिभभित्रकै हो, यो न्यायालयमा हाल्नु हुँदैन फेरि, न्यायाधिवक्ता भनेको चाहिँ कार्यकारीभित्रै अघि लेख्नुपर्छ त्यो चाहिँ. भनेपछि यो के हो त भन्दाखेरि यी चाहिँ जुडिसियल विङ भयो, यो न्यायिक प्रशासनभित्र परे प्रशासनिक संरचना. त्यसैले सङ्घमा चाहिँ के रहेछ त भन्दाखेरि कार्यकारिणी प्रशासनिक संरचना, विधायिकी प्रशासनिक संरचना र न्यायिक प्रशासनिक संरचना. न्यायिकमा त तिन तहचोटि के अरे विधायिकीको विधायिकीको चाहिँ संसद र संसदको सचिवालय र संसदीय समितिको सचिवालय र त्यसका त्यसको सेवा संसद सेवा छ, त्यो सेवाभित्र समूहहरू छन् प्रशासन लेखा यस्ता खालका हो, ती सेवा समूह उपसमूहहरू तिनीहरू चाहिँ विधायिकी भयो, त्यो संरचना भयो है. अनि चाहिँ न्यायिक अब तर एक्जिक्युटिभ चाहिँ ब्रोडर छ है, यसमा राष्ट्रपति उपराष्ट्रपतिको कार्यालय प्रधानमन्त्री मन्त्री परिषदको कार्यालय मन्त्रालयहरू 56-57 विभागहरू छन् होइन, अनि अरू सङ्घका कार्यालयहरू छन्, त्यसपछि गएर बोर्ड प्रतिष्ठान समिति आदिहरू छन्, त्यस्तै गरिकन चाहिँ यो संवैधानिक निकायहरू छन् यिनीहरू सबै र सुरक्षा निकाय सेना प्रहरी सशस्त्र प्रहरी अनुसन्धान यी सबै चाहिँ एक्जिक्युटिभ कार्यकारीभित्र पब्लिक इन्टरप्राइजहरू कर्पोरेट बडीहरू पर्दैन पर्दैन त्यहाँ जानु पर्दैन तपाईँहरू है. पब्लिक इन्टरप्राइजेसलाई चाहिँ हामी के भन्छौँ भनेदेखि यो चाहिँ के अरे एजेन्सिफिकेसन अनि त्यसपछि क्वासी गभर्मेन्टल अथवा सेमी गभर्मेन्टल भनेर भन्छौँ, यो गभर्मेन्टको स्वामित्व हुने तर स्वायत्त चल्ने भएकोले यो एडमिनिस्ट्रेटिभ स्ट्रक्चर होइन, त्यो प्रशासनिक संरचनामा हामीले त्यसलाई राख्नु हुँदैन, कोर गभर्मेन्टको संरचना मात्रै हो यो चाहिँ, अर्गानोग्रामभित्र सरकारको अर्गानोग्रामभित्र त्यो नक्सामा पर्ने संरचना मात्रै हामीले यसमा राख्नुपर्छ है. यसरी मैले तपाईँहरूलाई अलिक डिटेलमा किन बुझाउन खोजेको भने यो तपाईँले वास्तवमा बुझ्नै पर्छ. अनि त्यसपछि यो प्रदेश र स्थानीय तहमा चाहिँ आवर कन्स्टिट्युसन हेज डेलिगेटेड द पावर एक्सेप्ट जुडिसियल पावर है, यो न्यायिक शक्तिभन्दा बाहेकका शक्ति मात्रै। त्यसैले प्रदेश र स्थानीय तहको संरचनामा चाहिँ एक्जिक्युटिभ र लेजिस्लेटिभ छ, जुडिसियरी छैन है, त्यो कुरा प्रश्न बुझ्नुहोस् है। प्रत्येक प्रदेशमा प्रदेश सभा छ, त्यसमा चाहिँ प्रदेश सभाको सचिवालय हुन्छ, प्रदेश सभाका समितिहरूको सचिवालय हुन्छ, त्यो संसद सेवाका कर्मचारी, अहिले त प्रशासनकै पठा छ, भद्रगोल छ, ऐन कानुन केही छैन होइन। भोलि पर्सि त्यहाँ छुट्टै हुन्छ, त्यो चाहिँ अहिले पनि सिकाउनलाई सुरुमा संसदका पनि गए, त्यो प्रोसिजरै फरक, सेवै फरक हुन्छ। स्थानीय तहमा स्थानीय सभा छ, तर अब त्यहाँ चाहिँ कर्मचारीको छुट्टै व्यवस्था छैन। स्थानीयमा लेजिस्लेटिभ एडमिनिस्ट्रेटिभ स्ट्रक्चर चाहिँ वास्तवमा त्यही एक्जिक्युटिभले नै त्यसको काम गर्छ। हाम्रो स्थानीय त एउटा यस्तो नौलो खालको हो जसमा कार्यकारी र विधायकी छुट्टिँदै छुट्टिँदैन। यो सभाको अध्यक्ष पनि गाउँपालिकाको अध्यक्ष उसको मेयर हुन्छ, कार्यपालिकाको अध्यक्ष पनि उही हुन्छ, जुन चेक एन्ड ब्यालेन्सको प्रिन्सिपल विपरीत भयो, तर अब त्यो खालको छ। त्यसैले लोकलमा चाहिँ खास गरिकन सबै एक्जिक्युटिभ छ छुट्टिएर, लेजिस्लेटिभ अलग्गै, त्यो खालको छैन। तर प्रोभिन्सियलमा चाहिँ के छ त भन्दा एडमिनिस्ट्रेटिभ के अरे एडमिनिस्ट्रेसनको दुईवटा विङ छ, एउटा खास गरी एक्जिक्युटिभै हो र अर्को चाहिँ लेजिस्लेटिभ, बट देयर इज नो जुडिसियल विङ है। उच्च अदालतलाई तपाईँले प्रदेशको प्रशासन भनेर बुझ्नु हुँदैन, त्यो चाहिँ सङ्घकै प्रशासन हो उच्च अदालत भनेको चाहिँ। अब स्थानीय तहको न्यायिक समिति छ सर भन्नु त, द्याट्स नट ए जुडिसियल, त्यो जुडिसियल होइन, त्यो त्यो चाहिँ के हो त भन्दा सेमी जुडिसियल, अथवा त्यो चाहिँ अलिकति यो के भन्छ मेलमिलाप टाइपको खालको अधिकार दिएको हो, त्यो पूर्ण रूपले जुडिसियल चाहिँ होइन। यसरी यो प्रशासनिक संरचना हाम्रो चाहिँ तीन तहको छ। अनि अब तर त्यो संरचनालाई सञ्चालन गर्नका लागि त कन्स्टिट्युसनले नै बोल्नुपर्छ, कसरी सञ्चालन हुन्छ भन्ने कुरा। संविधानले सेवा गठनको व्यवस्था गरेको हुन्छ, हाम्रो चाहिँ सङ्घीय निजामत सेवाको गठन र अन्य सङ्घीय सरकारी सेवाको गठन 285(1)ले, 285(3)ले चाहिँ प्रदेश सरकारी सेवा र स्थानीय सरकारी सेवाको कुरा गर्छ। तर अनुसूचित 6(10)ले चाहिँ स्पष्ट रूपमा के भन्छ त भन्दाखेरि, यो प्रदेश निजामती सेवाको व्यवस्थापन भनेर प्रदेश सरकारलाई दिएको छ। त्यसैले यो प्रदेश चाहिँ निजामती सेवा हुँदो रहेछ, संविधानले नै त्यो भन्यो। अनि स्थानीय सरकारी सेवा यो चाहिँ तत्तत्वले गठन गर्न सक्ने भनेर धारा 285(1) उपधारा 1 र उपधारा 3 यसरी उल्लेख गरेको अवस्था छ। त्यसैले अब हामीले के बुझ्नु पर्यो त भन्दाखेरि, सङ्घीय प्रशासन, सङ्घीय तहको प्रशासन संरचनालाई सञ्चालन व्यवस्थापन गर्नका निमित्त सङ्घीय निजामती सेवा र अन्य सङ्घीय सरकारी सेवाहरू हुँदा रहेछन्, र प्रदेश तहको प्रशासनलाई सञ्चालन व्यवस्थापन गर्नका निमित्त प्रदेश निजामती सेवा हुँदो रहेछ, अन्य प्रदेश सरकारी सेवाको कल्पना संविधानले गर्दैन है। अनि त्यसपछि गएर स्थानीय तहको सेवालाई व्यवस्थापन गर्न चाहिँ अनुसूची 8(5)ले, खण्ड 5(5)ले चाहिँ स्थानीय सेवाको व्यवस्थापन भनेको हुनाले त्यहाँ चाहिँ स्थानीय निजामती सेवा होइन, स्थानीय सेवा मात्रै हुने भयो। 285(3)ले सरकारी सेवा स्थानीय सरकारले गठन गर्न सक्ने भन्यो, अनि तल स्थानीय सेवा भनेको हुँदा त्यो सरकारी सेवाको नाम स्थानीय सेवा। सो वी विल ह्याभ फेडरल सिभिल सर्भिस, प्रोभिन्सियल सिभिल सर्भिस एन्ड लोकल सर्भिस मात्रै है, लोकल सर्भिस, यो तिनवटा हुने भए। तर अब यिनको चाहिँ व्यवस्थापन सेवा शर्त केले तोक्ने भन्ने सम्बन्धमा चाहिँ अब संविधानले स्पष्ट बोल्दैन, तर अलग अलग सेवा भनेपछि त्यो सेवा सञ्चालनको कानुन चाहिन्छ। सङ्घमा सेवा सञ्चालन गर्ने सङ्घीय निजामती सेवा ऐन, प्रदेशमा प्रदेश निजामती सेवा ऐन, र स्थानीय तहमा स्थानीय सेवा ऐन हुनुपर्ने हुन्छ। अब अहिले हाललाई के छ त भन्दा, न सङ्घीय निजामती सेवा ऐन जारी भएको छ, न प्रदेश, न स्थानीय। साबिकको हाम्रो निजामती सेवा ऐन 2049 नै गाइड गरिराखेको छ। स्थानीय तहसम्म समायोजन भएर पुगेका निजामती सेवाका कर्मचारीहरू अहिले पनि निजामती सेवा ऐनबाटै गाइडेड छन्। त्योभन्दा बाहेकका स्थानीय तहबाट भर्ना भएका कर्मचारीहरू स्थानीय सरकार सञ्चालन ऐनबाट गाइडेड छन् होइन, त्यो चाहिँ पहिलेको स्थानीय स्वायत्त शासन ऐनबाट त्यसले क्यारियन गरेर लिएर गयो। प्रदेशका र सङ्घका कर्मचारी चाहिँ नितान्त निजामती सेवा ऐन अन्तर्गतै गाइडेड छन्। यसरी यो तिनवटा ऐनको पनि व्यवस्था गरेको छ हाम्रो, र यो तीन तहले चाहिँ परस्परमा सहयोग, सह अस्तित्व, सहकारितामा आधारित भएर अन्तर सम्बन्ध स्थापित हुन्छ भन्ने मान्यता चाहिँ यो संविधानको के अरे धारा 232(2)ले त्यो व्यवस्था गरेको छ। 235(2)ले चाहिँ सङ्घ प्रदेश र स्थानीय तहबिचको अन्तर सम्बन्ध परिभाषित गर्न नेपाल सरकारले ऐन बनाउन सक्नेछ भनेको छ। त्यो ऐनले चाहिँ अहिले छलफलकै क्रममा छ। त्यो ऐनले तिन तहको प्रशासन बिच कस्तो सम्बन्ध हुनुपर्छ भन्ने कुरा डिफाइन गर्छ, इन्क्लुडिङ राजनीति बिच कस्तो हुनुपर्छ भनेर। अब संरचनाको कुरा गर्ने हो भने चाहिँ तपाईँले ओभरअलमा नेपाल ह्याज मोर देन 8,000 एडमिनिस्ट्रेटिभ स्ट्रक्चर अथवा अफिसेस भनौँ न, त्योभन्दा बढी चाहिँ संरचनाहरू रहेका छन्। अब तिनीहरूमध्ये धेरै जसो संरचना चाहिँ सङ्घमा छन् अनि प्रदेशमा सीमित संरचनाहरू छन्, 7 मन्त्रालय अनि तिनीहरूका निर्देशनालयहरू र केही कार्यालयहरू रहेका छन् र प्रदेश तहमा केही आयोगहरू पनि छन्, जस्तो लोकसेवा आयोग त संविधानले नै बोलेको भयो अनि त्यसपछि गएर धेरैले योजना आयोग, नीति तथा योजना आयोग गठन गरेका छन् होइन। यस्ता खालका प्रादेशिक संरचनाहरू छन् भनेदेखि स्थानीय तहको संरचना चाहिँ 753 गाउँ कार्यपालिकाको कार्यालय, नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय र सेवा केन्द्रहरू, खास गरिकन स्वास्थ्य सेवा केन्द्र, पशु सेवा केन्द्र होइन, अनि त्यसपछि शिक्षा सेवा केन्द्र, यस्तो खालका सेवा केन्द्रहरू लोकल लेभलमा छन्। यसरी तिन तहको संरचना र यो संरचनामा धेरै वाइडर संरचना चाहिँ लोकल लेभलमा भयो, तर नम्बर अफ अफिसेस हेर्ने हो भने फेडरलमा हामीले धेरै देख्छौँ होइन सङ्घमा, अनि दरबन्दी हेऱ्यो भनेदेखि चाहिँ अब कर्मचारी चाहिँ के गरियो त भन्दा संविधानको धारा 302 चाहिँ यो कर्मचारी के अरे राजसेवक कर्मचारीलाई तिन तहमा समायोजन चाहिँ सरकारले ऐन बनाएर गर्ने भने बमोजिम समायोजन ऐन भएर बनाएर पास गरेर तिन तहमा समायोजन गरिएको छ होइन कर्मचारी, र तिनै कर्मचारीबाट काम चलाउने भन्ने हिसाबले गरिएको। त्यसमा खास के थियो भने सङ्घको 86,000 दरबन्दी अथवा कर्मचारी कार्यरत भनौँ न, दरबन्दी धेरै भए पनि, अनि त्यसपछि गएर चाहिँ स्थानीय तहमा चाहिँ झन्डै 32,000 जति कर्मचारीहरू रहेको भन्ने थियो, तर एक्ज्याक्टली 32 त पुगेको थियो जस्तो लाग्दैन मलाई, 22,000-23,000 कर्मचारी स्थानीय तहमा, अनि त्यसलाई मिलाएर हामीले ल 86,000 र 20,000 हुँदा पनि 1,06,000 भयो, 25,000 हुँदा 1,10,12,000 त्यो दरबन्दी भयो, तर हामीले त्यसमा अझै दरबन्दी केही थप्यौँ। स्थानीय तहको चाहिँ हामीले दरबन्दी करिब करिब 58,000 हाराहारीमा दरबन्दी पुर्यायौँ, अनि त्यो 30,000 भनेपछि अहिले वास्तवमा त्यो प्रशासनिक पुनर्संरचना समितिले सिफारिस गरे अनुरूपको नेपाल सरकारले स्वीकृत गरेकै दरबन्दी फुलफिल गर्दाखेरि पनि अहिले भएका कर्मचारी चाहिँ 1,10,12,000 पनि छैनन्, तर चाहिने चाहिँ कति हुन्छ त भन्दाखेरि 1,30,000-32,000 जति चाहिने हुन्छ, त्यसैले देयर इज ह्युज नम्बर भ्याकेन्ट होइन, अझै पनि पर्याप्त पुगेको अवस्था चाहिँ छैन, त्यति दरबन्दीले पनि पुग्दैन। यसरी दरबन्दीको हिसाबले पनि भयो, संरचनाको हिसाबले पनि भयो, अनि त्यो संरचनाभित्रको विङको हिसाबले पनि यो नेपालको अहिलेको प्रशासनिक संरचना चाहिँ यस्तो छ। विशेषता भन्यो भनेदेखि चाहिँ हाम्रो तिन तहको अन्तर सम्बन्धित साझेदारी, यो सहकारितामूलक प्रशासनिक संरचना, शासन के अरे सङ्घीयताको मान्यतामा आधारित, अनि तर चाहिँ के हो त भन्दाखेरि मोर इन्डिपेन्डेन्ट खालको स्वायत्त, तल्लो तहहरू बढी स्वायत्त भएको, अनि दुई तहमा निजामती सेवा, त्यो स्थानीय तहमा चाहिँ सरकारी सेवा मात्रै रहेको भएको होइन, अलग अलग तिनवटा ऐनद्वारा सञ्चालित र व्यवस्थित हुने, अनि तिन तहका बिचमा मोबिलिटीको केही व्यवस्था गरिएको भनौँ न, प्रदेशको प्रमुख र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत सङ्घीय निजामती सेवाबाट पठाउने भन्ने त्यो अहिले चाहिँ प्रस्तावित मस्यौदामा छ, व्यवहारमा त्यही गरिराखेको छ, त्यो भएको। अनि तर संरचनाका हिसाबले चाहिँ के भयो त भन्दा बिचमा चाहिँ सुकेको एकदमै, र तल र माथि फुकेको डम्बरु टाइपको संरचना भयो, र यसलाई स्यान्डविच अर्गनाइजेसन पनि भनिन्छ, स्यान्डविच फेडरलिजम, बिचमा एकदमै लिन खालको भयो, तल र माथि मोटो भयो होइन, यो खालको विशेषता भएको संरचना छ। र तर त्यति हुँदाहुँदै पनि हाम्रो अरू एकदम अन्डरलाइन फिचर चाहिँ के भुल्नु हुँदैन भन्दाखेरि हाइरार्किकल रिजिड पिरामिड अर्गनाइजेसन स्ट्रक्चर होइन, नन ट्रान्सप्यारेन्ट, यो खालको संरचनाहरू, मेकानिस्टिक खालको संरचना छ हामीका भनेर, यसरी चाहिँ यसका विशेषताहरू, आधारभूत विशेषताहरू भन्नुपर्दा वा संरचनालाई भन्दा हामीले यसरी भन्न सक्छौँ। तर अब दरबन्दीलाई ठ्याक्कै इङ्ग्लिसमा पोस्ट भन्छ होइन, पोजिसन भन्छ है, ओके यसरी अब त्यो गर्दा गर्दै पनि हामीले चाहिँ मैले सबै भनेर प्रशासन सुधारको पनि सबै भने यहाँ डिटेल प्रत्येकभित्रको तपाईँ जानु पर्दैन. अब यति गर्दा गर्दै पनि हामी कहाँ अहिलेको अवस्थामा हेर्ने हो भने चाहिँ नेपालको प्रशासनका सबल र दुर्बल दुइटै पक्षहरू चाहिँ छन्. अब नेपालमा हेऱ्यो भनेदेखि जसले जति राजनीतिले आम नागरिकले मिडियाले जति गाली गरे पनि एभ्री क्राइसिस हेज बिन म्यानेज बाई द ब्युरोक्राट्स ओर एडमिनिस्ट्रेसन. एडमिनिस्ट्रेटिभ संरचनाको तल्लो तहसम्म फैलिएर रहेको सङ्गठन संरचनाको कारणले गर्दाखेरि र यसको अलिकति पुरानो लिगेसीको कारणले गर्दाखेरि तपाईँ 15-16 वर्ष चुनाव नहुँदा स्थानीय तह चाहिँ प्रशासनले नै सञ्चालन गर्यो, सम्भवतः अहिलेभन्दा राम्रो गरेको थियो होला. अनि त्यसपछि गएर त्यस्तो द्वन्द्वको बेलामा आम नागरिकलाई सेवा, आधारभूत सेवा दिने कुरामा चाहिँ त्यो ज्यानको पनि बाजी राखेर भनौँ न सुरक्षा निकायले गरे होला. अनि दोस्रोमा त वास्तवमा सुरक्षा निकायको चौकी सदरमुकाम सरेर आए पनि गाउँपालिका गाविसको सचिव त केन्द्रमै बसेर भए पनि वा कतिपय अवस्थामा गाउँमा पुगेर उसले त जसरी पनि त्यो त्यहाँको आधारभूत सेवा दिनुपर्ने हुन्थ्यो. भनेपछि त्यो बेलामा त्यहाँसम्म नगइकन तपाईँले हेर्ने हो भनेदेखि पहिलो संविधान सभा विघटन भयो, दोस्रो संविधान सभाको चुनाव गराउने बेलामा दलहरूले हामीमा त्यो हैसियत छैन, हामीले सक्दैनौँ, तिमीहरूले गरिदेऊ भनेर सरकारै चलाउन दिए प्रशासनलाई. र प्रशासनले नेपालको चुनावको र राजनीतिक सङ्क्रमणको इतिहासमा बिना हिंसा र तोकिएकै समयमा शान्तिपूर्ण र सर्वस्वीकार्य चुनाव गरेर चाहिँ संविधान सभा बनाएर अनि सत्ता पार्टीहरूलाई त्यसरी हस्तान्तरण गरेको इतिहास पनि छ. त्यसैले हाम्रो प्रशासनिक संरचनाका थुप्रै सबल पक्षहरू छन्. त्यो भनेको के हो त भन्दा एउटा जराधारसम्म तल्लो तहसम्म फैलिएर रहेको संरचना नै हो एउटा मेजर. दोस्रो के हो त भन्दाखेरि यसमा भएका जनशक्तिहरूको क्षमता, यो चाहिँ तपाईँहरूले जुन किसिमको जाँच पास गरेर आउनुहुन्छ, जति धेरै कम्पिटिसन हुन्छ यहाँ विदेशतिर यस्तो हुँदैन. अमेरिकामा तपाईँले फरेन एफेयर्समा एप्लाई गर्नुभयो भने एउटा डिपार्टमेन्टले नै विज्ञापन खोल्छ, त्यसपछि मेरो एउटा साथी त्यहाँ काम गर्छ अहिले, यहीँबाट डिबी गरेर गएको अनि पछि लोकसेवा पास गरेर जागिर खाने भएको छ. त्यहाँ चाहिँ भनौँ न 5 पोस्ट खुल्यो भने हार्डली 8-10 हुन्छन् कम्पिटिसन गर्ने, त्योभन्दा बढी हुँदैनन्. तर नेपालमा हेर्ने हो भने इट्स अमेजिङ, तपाईँ 200-300 अहिले त धेरै हो, त्यति खुल्दाखेरि चाहिँ अब 34-35 हजार मान्छेले कम्पिटिसन गर्छन् शाखा आदिको लागि. अब नासु खरिदार त लाखभन्दा बढीको कम्पिटिसन हुन्छ, त्योबाट छानिएर आएका हुन्छन् होइन, फेरि सजिलो पनि छैन हाम्रो सिस्टम पनि त्यो कारणले गर्दाखेरि. र अर्को चाहिँ हाम्रो कर्मचारीहरू चाहिँ यो विभिन्न ट्रेनिङको हिसाबले, एक्सपोजरको हिसाबले अनि कामको अरू केही नभए पनि काम विभिन्न क्षेत्रमा एकदम अप्ठ्यारा अवस्थामा काम गरेर म्याच्योर हुँदै गएको हुन्छ. त्यसैले हाम्रो ह्युमन रिसोर्स नै एउटा कम्पिटेन्ट ह्युमन रिसोर्स नै एउटा अर्को यसको सबल पक्ष हो, सक्षम जनशक्ति यसको सबल पक्ष हो. तेस्रो अर्को तेस्रो सबल पक्ष भनेको चाहिँ के हो त भन्दाखेरि यसको कानुनी संरचना के कानुनी संरचना हामीसँग कानुनको चाहिँ कुनै कमी छैन. सुशासन ऐन भन्नुहोस्, सूचनाको हक सम्बन्धी ऐन भन्नुहोस्, निजामती सेवा ऐन भन्नुहोस्, समग्र निजामतीको आचार संहिता भन्नुहोस्, कार्यालय पछिको आचार संहिता भन्नुहोस्, हरेकको कार्यविधि भन्नुहोस् होइन. त्यसैले यो लिगल इन्स्ट्रुमेन्ट कानुनी संरचना कानुनी औजारहरूका हिसाबले चाहिँ वी आर स्ट्रङ होइन, त्यो पनि हाम्रो सबल पक्ष छ. अर्को चाहिँ हाम्रो कठिन परिस्थितिमा सफलतापूर्वक जनताको सेवा गर्दै आएको यो एक्सपिरियन्स बेस्ड लिगेसी, त्यो पनि राम्रो छ. अनुभव जन्ने परम्परा जुन निजामती सेवाको अथवा सार्वजनिक प्रशासनको, त्यो पनि एउटा चाहिँ सबल पक्ष हो. अनि अर्को सबल पक्ष चाहिँ के छ त भन्दाखेरि अझै पनि यो सार्वजनिक प्रशासनप्रतिको पिपुलको एक किसिमको ट्रस्ट जुन हो, जनताको विश्वास केही हदसम्म अझै पनि छँदैछ, त्यो पनि सबल पक्ष हो. तर सबल पक्षभन्दा अब यसका दुर्बल पक्षहरू पनि धेरै छन् आलोचनाका हिसाबले. यसको हिसाबले हेऱ्यो भने वी विल फाइन्ड सो मेनी विकनेसेस. त्यस्ता मेजर विकनेसेसहरू चाहिँ निजामती सेवाका हामीले हेऱ्यो भने नम्बर एक त निजामती सेवा भनौँ प्रशासन है, सार्वजनिक प्रशासनको हेऱ्यो भने नम्बर एक विकनेस चाहिँ के छ त भन्दाखेरि, हामीले प्रशासनलाई राजनीतिक परिवर्तनकै गति र दिशामा परिवर्तन गर्न सकेका छैनौँ। वी फेल टु चेन्ज आवर एडमिनिस्ट्रेसन इन द डिरेक्सन एन्ड स्पिड अफ पोलिटिकल चेन्जेस। राजनीति चाहिँ ऱ्यापिडली चेन्ज हो, अब त्यो राजनीतिले एकदमै छलाङ मारे तर प्रशासन पुरानै लिगेसीबाट पुरानै परम्परागत धारा र शैलीबाट चलिरहेको छ, त्यो एउटा हाम्रो मेजर समस्या हो। अब अहिले समस्या लेख्दा दुई नम्बर समस्यामा के लेख्नुपर्छ त भन्दा, ल्याक अफ युज अफ आइटी है, सूचना प्रविधिको प्रयोग चाहिँ एकदम कम छ। अहिले पनि तपाईँ हामी यति पुरातन छौँ कि धेरैजसो कर्मचारीहरूले आफै कम्प्युटर चलाएर टाइप साइप गर्ने यो गर्ने गर्न नसक्नेहरू थुप्रै छन् होइन, अहिलेको जमानामा त्यो। अनि अर्को प्रयोगकै कुरा गऱ्यो भनेदेखि चाहिँ हामीले इमेलबाट गरेको कुरालाई रेस्पोन्स गर्दैनौँ। तपाईँले कुनै कार्यालय प्रमुखलाई इमेल गरेर कुनै सेवा लिनलाई पठाउनुभयो भने द्याट्स नेभर रेस्पोन्डेड होइन, त्यो रेस्पोन्सै हुँदैन। तर विदेशतिर भनेको धेरै काम इमेलबाटै हुने हो, यसरी जानु पर्दैन। अहिले अनलाइनबाट सबै कुरा गर्न सकिन्छ बट वी हेभन प्र्याक्टिस इट। अफिस अटोमेसन सिस्टम, फाइलिङलाई चाहिँ डिजिटाइज गर्ने कुरा भयो होइन, र यो के भन्छ आइटीको प्रयोग गरेर सेवाग्राही र कर्मचारीका बिचमा फिजिकल डिस्टेन्सलाई, अहिले त त्यसै पनि सामाजिक दूरी कायम गर्नु भनेर भनिन्छ होइन, त्यो भनेको खासमा सामाजिक भन्दा पनि भौतिक दूरी हो। सामाजिक दूरी कायम गर्यो भने त मान्छे बाँच्दै बाँच्दैन होइन, तर त्यो चाहिँ मान्छे घुलमिल हुने कुरालाई सामाजिक भन्ने गरिएको भएर सामाजिक दूरी भन्ने मात्रै हो। अब हामीले त्यो साँच्चै नै फिजिकल डिस्टेन्सिङ कायम गऱ्यौँ भने चाहिँ भ्रष्टाचार, चुहावट, अनियमितता, ढिला सुस्ती केही पनि हुन पाउँदैन अनलाइन सिस्टमबाट गऱ्यो भने। त्यसैले हामीले आइटीको प्रयोग गरेका छैनौँ। आइटीले कामको क्वालिटी बढाइदिन्छ, स्पिड बढाइदिन्छ, पारदर्शिता प्रवर्धन गर्छ, लागत कम गरिदिन्छ, गुणस्तर अभिवृद्धि गरिदिन्छ, भ्रष्टाचार र अनियमिततालाई कम गर्छ, तपाईँहरूको अर्को एउटा टपिकमा छ होइन, भनेपछि त्यो उसको प्रयोग नगरिकन हामी चाहिँ कम्पिटेटिभ हुन सक्दैनौँ। त्यसैले वी डु हेभ lack of use of IT that has created a situation of poor competitiveness. यो भनेको अहिले त हामीले निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नुपर्छ सेवा प्रवाहमा होइन, त्यसैले यो दुई नम्बरमा चाहिँ यो लेख्नुपर्छ तपाईँहरूले अहिलेको जनधारामा भन्नुपर्दा। अब तेस्रो नम्बरमा चाहिँ हामीले के कुरामा ध्यान दिनु पर्यो त भन्दाखेरि, हाम्रो सार्वजनिक प्रशासनका मुद्दा जहिले पनि राजनीतिक स्वामित्व प्राप्त गर्न सकेनन् मुद्दाले, प्राथमिकतै पाएन। अहिले तपाईँले हेर्नुभयो भनेदेखि पिपुल हेज दे हेभ टेकन इट भेरी नर्मल्ली, बट वाट आई सी इज दिस इज द मोस्ट डेन्जरस फुलिसनेस फर द प्रोग्रेस अफ आवर कन्ट्री टु नट हेभ एनी प्रायोरिटी इन एडमिनिस्ट्रेटिभ डेभलपमेन्ट, एडमिनिस्ट्रेटिभ रिस्ट्रक्चरिङ एन्ड एडमिनिस्ट्रेटिभ रिफर्म। अहिले सङ्घीयता भन्ने, सङ्घीयता लोकतन्त्र कार्यान्वयन गर्ने त प्रशासनले हो, तर यति नेग्लिजेन्स गरियो कि प्रशासन पुनर्संरचना गर्ने अघि मैले त्यो समिति बन्यो भने नि राजनीतिक प्रिजेन्सै छैन, त्यहाँ कसैलाई मतलबै छैन। राजनीतिले के चाहेको त्यो डेलिभरी त प्रशासनले गर्ने हो नि त, त्यो कारणले गर्दाखेरि प्रान्तिक स्वामित्वै छैन होइन। अनि त्यसपछि गएर तपाईँले अहिलेसम्म निजामती सेवा ऐन आएको छैन, प्रदेशको ऐन आएको छैन, स्थानीय तहको आएको छैन होइन। अब स्थानीय तहहरूले आफ्नो ओएनएम गरेर काम अनुसार दरबन्दी कर्मचारी आफैले भर्ना गर्न पाउने संविधानले परिकल्पना गर्छ, त्यतातिर गएकै छैन। गाउँपालिकाको एउटा खर्दा यहाँ सामान्य प्रशासन मन्त्रालयले सरुवा गरिदिन्छ, प्रदेशको मुख्यमन्त्री भनेर त्यहाँको सचिव सहसचिव यहाँबाट पठा हुन्छ, त्यसको दुई दुई महिनामा सरुवा हुन्छ, उसको केही नै भनाइ नै लाग्दैन। भनेपछि प्रशासन लथालिङ्ग छ भनेको मतलब प्राथमिकतामै परेन कि, परिवर्तनलाई कार्यान्वयन गर्ने त्यो प्रशासनले नै हो। नो गभर्मेन्ट क्यान बी मोर कम्पिटेन्ट देन इट्स ब्युरोक्रेसी भन्छ, संसारमा कुनै पनि सरकार यसको कर्मचारी तन्त्रभन्दा बलियो हुनै सक्दैन, सक्षम हुनै सक्दैन। सरकारको सफलता असफलता त कर्मचारी तन्त्रको सक्षमतामा निर्भर रहन्छ, तर त्यो कर्मचारी तन्त्रलाई व्यावसायिक भएर, प्रशासनलाई व्यावसायिक भएर कम्पिटेन्ट ढङ्गले काम गर्नका लागि त्यसको क्षमता विकास गरिदिने, त्यसलाई स्वतन्त्र राजनीतिभन्दा अलग राख्ने, स्वायत्तता दिने, उसलाई प्रोफेसनल बनाउने कुरामा ध्यान दिनु पऱ्यो। नो बडी केयर्स वास्तवमा, यो त टङ्क प्रसादको जस्तो, अहिले त 72 संविधान जारी भएपछि पहिलो चाहिँ प्रधानमन्त्रीको अध्यक्षतामा प्रशासनिक पुनर्संरचना आयोग हुनु पर्थ्यो, स्थानीय तहमा कस्तो कस्तो संरचना हुने, प्रदेशमा कस्तो हुने, मन्त्रालय कति राख्ने, दरबन्दी कुन सिर्जना गर्ने भन्ने कुरा, त्यो दरबन्दी त्यहाँ चाहिँ सहसचिव पठाउने सचिव भनेर भनेको मैले हो, त्यो पनि सबभन्दा जुनियरलाई पठाउनुपर्छ, सुरुमा पास हुने बित्तिकै पछि जाँदैन हुन्छ, अब त्यो ठिक थियो थिएन मलाई थाहा छैन, होइन मैले भनेको कुरा त्यहाँ पास भयो, सातवटा मन्त्रालय राख्नुपर्छ, यो यो नाम राख्नुपर्छ भनेर पनि मैले भनेको हो, होइन मैले गरेको हो, अब त्यति एकदम हल्का फुल्का रूपमा के वाइड कन्सल्टेसन पनि नगरिकन अनि राजनीतिक नेतृत्वको सोच के हो, किन प्रदेश बनाएको हो त्यो पनि नगरिकन त्यसरी चाहिँ हामीले बनायौँ र त्यसलाई अहिलेसम्म कानुन हामीले बनाउन सकेका छैनौँ. सो मेनी प्रब्लम्स. त्यसैले यो भनेको के हो त भन्दा ल्याक अफ पोलिटिकल ओनरसिप एन्ड कमिटमेन्ट. त्यो प्रशासनिक परिवर्तन, प्रशासनिक सुधारको कामले कहिले पनि राजनीतिक स्वामित्व प्राप्त गरेन र राजनीतिले प्रशासनलाई कहिले पनि प्राथमिकतामा राखेन. त्यसैले हाम्रो प्रशासन चाहिँ कमजोर भयो, प्रभावकारी हुन सकेन. अर्को चाहिँ प्रशासन सुधारका प्रयासहरू चाहिँ के भयो त भन्दाखेरि एकदमै थियोरिटिकल भए, होइन सैद्धान्तिक भए, व्यावहारिक भएनन्. यिनीहरूले के गरे त भन्दा संरचना सुधारमा जोड दिए, नयाँ नयाँ अवधारणाहरूलाई कार्यान्वयन गर्नुपर्छ भनेर सुझाव दिए, तर त्यसको कार्यान्वयन योग्यता, हाम्रो यथार्थता, हाम्रो आवश्यकतालाई यिनीहरूले चाहिँ जोड दिएनन्, ध्यान दिएनन्. त्यसैले यिनीहरू बढी सैद्धान्तिक, पोरा सैद्धान्तिक भए, व्यावहारिक भएनन्. त्यो कारणले तिनीहरू कार्यान्वयन हुन सकेनन्. अर्को चाहिँ प्रशासन सुधारको प्रयत्नलाई, त्यो जुन प्रयास हो त्यसलाई चाहिँ नियमित रूपमा कार्यान्वयन गर्ने, त्यसको अनुगमन गर्ने, त्यसको सुधार गर्ने कुनै स्थायी प्रकृतिको तर चाहिँ अधिकार सम्पन्न कि त्यस्तो आयोग समिति होइन कि कुनै निकाय, कसले हेर्ने त यो प्रशासन सुधारको विषय, त्यसका सिफारिसहरू कार्यान्वयन भए नभएको भन्ने, त्यस्तो स्थायी संस्थाको पनि अभाव रह्यो. त्यसले गर्दाखेरि पनि प्रशासन प्रभावकारी हुन सकेन र प्रशासन सुधारको पनि कार्य प्रभावकारी हुन सकेन. अर्को भनेको चाहिँ साधारण प्रशासनभित्रको यो सोच, मूल्य, प्रवृत्ति, धारणामा परिवर्तनै आउन सकेन कि. त्यसमा चाहिँ के भयो भने मेन कुरा चाहिँ हाम्रो ओभर प्रोटेक्सन अफ ह्युमन रिसोर्स, होइन कर्मचारी तन्त्रको अधिक संरक्षण गरे के अरे ऐनले, अब त्यहाँ प्रवेश गरेपछि केही गरे पनि निकाल्न नसकिने, अपग्रेड गरे पनि हुने नगरे पनि हुने, तलब सोता आउने, राम्रो काम गर्ने, धेरै स्किल गर्ने भएको मान्छेलाई बढी हुने पनि नहुने. त्यो भइसकेपछि के हो त भन्दा लेथार्जिक भयो, यो चाहिँ जुम्सो टाइपको भयो, एकदमै अल्छे भयो, है भित्र छिरेपछि साँडे जस्तो गरेर मूल बाटोमा बस्ने, चल्दा पनि नचल्ने, केही काम पनि नगर्ने, खाई मात्रै राख्ने, भेट्यो भने खाना हुने पनि खाने, नहुने पनि खाने, होइन हो त्यो खालको भइदियो. भनेको मतलब के हो त भन्दाखेरि त्यसको निजामती सेवाभित्रको जुन कर्मचारीहरू हुन्छन्, प्रशासनभित्रका कर्मचारीहरूको क्षमता विकास महत्त्वपूर्ण मानिएन र त्यो चाहिँ परम्परागत मूल्य सोच प्रवृत्तिबाट निर्देशित भयो, आफूले सुधार गर्नै चाहेन. चेन्ज रेसिस्टेन्स चाहिँ यसको क्यारेक्टरिस्टिक्स भन्यो, परिवर्तनलाई प्रतिरोध गर्ने पद्धति चाहिँ यसको त्यो क्यारेक्टरिस्टिक्स भन्यो. यस्ता थुप्रै चाहिँ प्रब्लमहरू छन् यहाँ मैले दिएको छु तपाईँहरूले. त्यसको आधारमा समन्वय कमजोर हुने भएको कुरा, कर्मचारीहरूको अस्थिरता, स्थायित्वको कुरा, होइन अनि त्यस्तै गरिकन कर्मचारीको सेवा सुविधाहरू पर्याप्त नहुँदा न्यून मनोबलको कुरा, अनि प्रशासनमाथि राजनीतिकरण. अब यस्तो कोभिडको बेला छ, मान्छे चाहिँ घरबाट बाहिर निस्किन डराउनु परेको अवस्था छ, यस्तो बेलामा अब हामी चाहिँ निजामती सेवाले के गर्दैछ, चुनाव गर्दैछ सरकारले, निजामती सेवामा ट्रेड युनियनको चुनाव हुँदैछ. तपाईँहरूमध्ये कति ट्रेड युनियनको मेम्बर पनि होला, कतिले हामीले स्थानीय तहमा जानेले हामीले भाग लिन पाएनौँ भन्ने, यो त्यस्तो पनि विरोध भइराख्यो मैले देखाएको थिएँ भने चाहिँ यो सबभन्दा पहिला तपाईँले आफ्नो यो क्लास के हो भन्ने बुझ्नुपर्छ, आफ्नो वर्ग के हो भन्ने कुरा बुझ्नुपर्छ. वर्ग भनेको मतलब चाहिँ तपाईँ कुन हुन्छ नि, वनस्पतिको यो वर्गमा पर्ने, प्ला एनिमलको यसमा पर्ने, यसमा पर्ने भन्ने हुन्छ नि, हो त्यो आफ्नो जिन आइडेन्टिफाई गर्नु पर्यो र त्यसमै बस्नुभयो भने तपाईँ चाहिँ त्यो प्योर हुनुहुन्छ. होइन भने के हुन्छ त भन्दाखेरि तपाईँको चाहिँ वर्णशङ्कर हुन्छ, भनेको हाइब्रिडाइज हुन्छ. त्यो हाइब्रिडाइज कहिले काहीँ के हुन्छ भने फल नलाग्ने हुन्छ क्या, हाइब्रिडाइजको चाहिँ हाइब्रिड बिउहरूको तपाईँले देख्नु भएको छ नि, फल नलाग्ने. मान्छेको केसमा फेरि त्यस्तो हुँदैन नि, होइन क्रस यो के भन्छ इथनिक ग्रुप क्रस यो कास्ट भयो भनेदेखि इन्टरकास्ट म्यारिज भयो भने चाहिँ त्यो हाइब्रिडाइज भनेको चाहिँ प्रोग्रेसिभ हुन्छ जहिले पनि, तर चाहिँ सिस्टमको हाइब्रिडाइज गर्यो भने चाहिँ त्यो त्यसले कहिले काहीँ के गर्छ, काम गर्दैन कि. त्यो नेचुरल हाइब्रिडाइजेसनले काम गर्छ, आर्टिफिसियलले गर्दैन. मैले भन्न खोजेको लोकसेवा कम्पिटिसन गरेर पास गर्ने अनि त्यसपछि फेरि त्यहाँ गएर चुनाव गरेर तपाईँ चाहिँ राजनीति गर्ने ल ठिकै छ। चुनावै गरेर राजनीति गर्ने हो भने पनि एउटा ट्रेड युनियन होला तर म फलना पार्टीको यो पार्टीको त्यो पार्टीको भनेर गर्ने चाहिँ यो तपाईँले कसैले गरिरहनु भएको छ भने राज्यको नामबाट खाएको तलब भत्ता तपाईँको पच्दैन यो जुनीमा पचे जस्तो देखिएल तर पछि माथि जाँदा चित्रगुप्तले चाहिँ तपाईँको हिसाब किताब निकाल्न सक्छ। त्यसैले आफ्नो त्यो हिसाब गर्नुपर्ने अब यो बेलामा चाहिँ हामीले के गरिरहेको छौँ अब चुनाव फेरि ट्रेड युनियनको चुनाव गरेर पहिला यति पर्सेन्ट माओवादी यति पर्सेन्ट काङ्ग्रेस यति पर्सेन्ट भनेर कर्मचारी विभाजन भयो होइन अब अहिले फेरि त्यस्तो काममा लागिरहेका छौँ हामी भनेपछि पोलिटिसाइजेसन गरेर निजामतीलाई निकम्मा बनाउने काम भइरहेको छ। तर ट्रेड युनियन हुनुपर्छ प्रोफेसनल ट्रेड युनियन हुनुपर्छ त्यसले तपाईँको दुःख तपाईँको समस्या तपाईँका प्रब्लम बोलिदिनुपर्छ पार्टीको होइन यो मेरो पार्टीको भएर यसलाई यहाँ त्यहाँ सर्व गर्ने यो गर्ने त्यो गर्ने अहिले मेरो सरकार छ अर्को आएको बेलामा यो गर्ने भन्ने हिसाबले त्यो गर्नु हुँदैन भनेको पोलिटिसाइजेसन भयो त्यो एउटा मेजर प्रब्लम त्यो खालको छ। पछिल्लो समयमा यी विभिन्न कारणले गर्दाखेरि एडमिनिस्ट्रेटिभ हायरार्की चाहिँ कमजोर भएर कमान्ड टुट्यो चेन अफ कमान्ड टुट्यो त्यो जब चेन अफ कमान्ड टुट्छ भने एडमिनिस्ट्रेसन मिलिटरी पुलिस भनेको यो खालको संरचनाहरू भनेको चेन अफ कमान्डमा चल्ने हो त्यसले डिसिप्लिनलाई डिस्ट्रोय गर्छ। जब डिसिप्लिन हुँदैन भनेदेखि हजारौँ मान्छेलाई काम लगाउँदाखेरि चाहिँ त्यो चेन अफ कमान्ड र डिसिप्लिन अर्डर डिसअर्डर हुने बित्तिकै नतिजा आउन सक्दैन त्यो पनि हामी कहाँ कमजोर भएको छ र अलिकति निजामती सेवाप्रतिको सामाजिक प्रतिष्ठा र दृष्टिकोण पनि गिर्दो अवस्थामा छ। यस्ता खालका समस्याहरू छन्। यसरी तपाईँहरूलाई मैले मोटामोटी यो चाहिँ प्रशासनको कुरा गरेँ अब यो धेरै लामो कुरा हो जहाजमा तपाईँलाई प्रशासन सुधारका प्रयास सफल नहुनुका कारण मात्रै भनेर पनि आउन सक्छ नेपालको प्रशासनिक प्रशासनका समस्या भनेर मात्रै पनि आउन सक्छ होइन त्यही अनुसार मिलाएर लेख्नुपर्ने हुन्छ। प्रशासन सुधारका मात्रै भन्यो भनेदेखि फरकमा जान्छ जस्तो हामीले एकैचोटि कम भनौँ न बिग ब्याङ अप्रोचमा गयौँ पार्टिकुलर एउटा एउटा समस्या पहिचान गर्दै क्योर गर्दै गएनौँ लक्षणको बढी उपचार गऱ्यौँ न कि कारणको उपचार गरेनौँ अनि राजनीतिक स्वामित्व अघि नै भनिहाल्ने त्यो भएन सत्ता परिवर्तनसँगै एउटा देखाउने कामका रूपमा यसमा यसलाई लियो प्रतिवेदनहरू आएर थन्किने मात्रै भए अनि त्यो सिफारिस गर्ने निकायमा अधिकार भएन कार्यान्वयन गर्न कार्यान्वयन गर्ने संस्था आधिकारिक संस्थाको व्यवस्था गरिएन सुझावहरू व्यवहारिक भएनन् महत्त्वकाङ्क्षी भए अध्ययनका आधारमा सुझाव दिएन विगतकै प्रतिवेदनका कुराहरू चाहिँ दोहोऱ्याएर दिने काम गरियो आदि आदि भनेर यसरी बनाउनुपर्छ जति पनि लेख्न सक्नुहुन्छ तपाईँले लेख्दाखेरि यति नै भने मैले अब तपाईँहरूको 35 भइसक्यो क्वेसन लिने हो भने एउटा दुईवटा क्वेसन लिन्छु नभएदेखि आज यति नै गरौँ सर आउट अफ टपिक क्वेसन सोधेछ हाम्रो एक्जाम हुने सम्भावना दसैँभन्दा अगाडि छ र दसैँभन्दा अगाडि धरती पल्ट्यो भने पनि हुँदैन तपाईँको एक्जाम त्यही हल्ला छ दसैँ मार्केटमा त्यो त हल्लाको पछि लाग्ने होइन दसैँ अघि हुँदैन आज पनि मेरो लोकसेवामा कुरा भएको थियो तपाईँहरूको छिटो भयो भनेदेखि मङ्सिर एकदमै एकदम नर्मल भयो भने तर त्यो पनि टुङ्गो छैन अब अरू केही जाँचहरू स्केड्युलमा बाँकी छन् पहिला तिनीहरू हुन्छन् होइन इन्टरभ्यूका उयोहरू छन् अनि तपाईँहरूको नोटिस निकालेर कमसे कम पनि भनौँ न 20-21 दिनको टाइम दिएर नोटिस निकाल्नु पऱ्यो। अर्को कुरा तपाईँहरूको जाँच शैक्षिक संस्थाहरूमा हुने हो ती संस्थाहरू नै सबै बन्द भएको अवस्था छ होइन मान्छे परिचालन गर्नुपर्ने हुन्छ अब ग्रुपमा